तपाई सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार। समाचार, सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। नमस्कार, हाम्रो संसार अनलाइन रेडियो र पीएनएन अनलाइन रेडियोको उत्पादन तथा संयुक्त प्रस्तुति हेलो हाम्रो चौतारी सुन्नको लागि अनलाइन रेडियो सेटमा बसिरहनु भएका तपाईँ आदरणीय श्रोताहरू अनि यो कार्यक्रम प्रत्यक्ष सुन्न चाहेर पनि समयको अभावले सहभागी हुन नसक्नुभएका श्रोताहरू र प्रत्यक्ष भलाखुसारी गर्दै आफ्नो सृजना प्रस्तुत गर्न असमर्थ सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम प्रस्तुता सागर श्रेष्ठ अनि प्राविधिक मित्र उद्धव तामाङको न्यानो अभिवादन। यो कार्यक्रम तपाईँले अहिले हाम्रो संसार अनलाइन रेडियो र पीएनएन अनलाइन रेडियोबाट प्रत्यक्ष सुनिरहनु भएको छ। चौतारीको बसाईमा रमाइलो गर्दै कार्यक्रमलाई अगाडि बढाउने क्रममा सर्वप्रथम तपाईँ आदरणीय श्रोताहरूमा आजको प्रश्न राख्ने अनुमति चाहन्छु। आजको प्रश्न यस प्रकार रहेको छ। नेपालको प्रसिद्ध तीर्थस्थल पर्यटकीय ठाउँ पाँच पोखरी कुन जिल्लामा पर्छ? यसको अप्सनहरू रहेको छ सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक। तपाईँको सही जवाब आजको कार्यक्रमको अन्तमा सार्वजनिक गर्ने नै छ। कार्यक्रम सुन्दै गर्नुहोला। आशा अनि पूर्ण विश्वास छ तपाईँले हामीलाई कार्यक्रम अवधिभर हाम्रो प्रस्तुति सुनेर हामीलाई साथ अनि हौसला प्रदान गर्नुहुनेछ। प्रत्यक्ष सहभागी हुन नसक्नुहुने श्रोताले फेसबुकको हाम्रो चौतारी ग्रुपमा जवाब दिन सक्नुहुनेछ। हामी चाहन्छौ यस कार्यक्रम मार्फत तपाईँले मनोरञ्जन लिनुको साथसाथै ज्ञान गुणका कुरा सिक्दै आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका पाऊ। यो एउटा प्लेटफर्म हो जहाँबाट तपाईँले आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्नुहुन्छ। आजको कार्यक्रमलाई अगाडि बढाउनु भन्दा पहिले म केही कुरा भन्न चाहन्छु। हुन त भनिन्छ मरेर जान्छ कलाकार तर मर्दैन कलाकारिता। तपाईँ विश्वको जुनसुकै कुरामा किन नपुगोस्, चाहे तपाईँ दुःखमा होस् या सुखमा होस्, तपाईँसँग एउटा सिर्जना गर्ने क्यापासिटी छ अनि सिर्जना गर्न चाहनुहुन्छ भने तपाईँले जुनसुकै समयमा जुनसुकै स्थानमा जस्तोसुकै परिस्थितिमा पनि सिर्जनालाई निरन्तरता दिन सक्नुहुन्छ। हजुर, वैदेशिक रोजगारीको सिलसिलामा विदेश पलायन भएर पनि आफ्नो सिर्जनालाई उहाँले रोक्न सक्नुभयो। हजुर, उहाँ हुनुहुन्छ लक्ष्मी भट्टराई। हजुर, उहाँले धेरै गीतहरू लेखिसक्नु भएको छ, धेरै गीतहरू रेकर्ड गराइसक्नु भएको छ। त्यसैले आज उहाँकै शब्द रचनामा एउटा गीत हामी कार्यक्रमको सुरुमै बताउने अनुमति चाहन्छु। गीतको बोल्छ मैले तिम्रो इशारालाई बुझ्न सकिन पहिले। यही गीतबाट आजको कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। इशारालाई बुझ्न सकिन पहिले त्यही पल सम्झिएर मुटु दुख्छ अहिले त्यही पल सम्झिएर मुटु दुख्छ अहिले मैले तिम्रो इशारालाई बुझ्न सकिन पहिले श्रोताबिन हामीलाई धेरै खुसी लागिरहेको छ। धेरै भन्दा धेरै विश्वको विभिन्न स्थानबाट श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदो रहेछ अनि हामीलाई फिडब्याकहरू पठाइरहनु भएको छ। हजुर, तपाईँहरूले यस कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी हुन सक्नुहुन्न भने तपाईँले हाम्रो फेसबुक ग्रुप छ जुन हाम्रो चौतारी, तपाईँले सर्च गर्न सक्नुहुनेछ फेसबुकमा गएर। हाम्रो चौतारी फेसबुक ग्रुपमा गएर पनि तपाईँले हाम्रो कार्यक्रममा सोधिएका प्रश्नको जवाब दिन सक्नुहुनेछ। त्यसको लागि तपाईँले www.facebook.com/hamrochautari टाइप गर्नुहोस्। अवश्य पनि तपाईँले त्यहाँ आफ्नो सही आन्सर राख्न सक्नुहुनेछ। त्यसै गरी कुनै पनि दिन तपाईँलाई आफूलाई सुन्न चाहेको गीत सन्देश छ भने, कुनै शुभकामना छ, कुनै रोचक जानकारी छ भने तपाईँले त्यहाँ अपडेट गर्न सक्नुहुनेछ। त्यसपछि हामी हाम्रो रेडियो मार्फत अवश्य नै ब्रोडकास्ट गर्नेछौ। हजुर, यो खुसीको खबर सँगै लागू अब आजको श्रोताहरूलाई स्वागत। हजुर, सोम लामाजी अहिले युएबाट हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्ते हजुर दाई। नमस्कार, आरामै हुनुहुन्छ? हजुर, आरामै भन्नु पर्यो दाई, दिवस हजुरलाई पनि आरामै छ। अनि खानपिन भयो यहाँको? हजुर, भर्खरै खानपिन गरेर यसो हजुरको कार्यक्रम सुनेर बस्दैछु हजुर दाई। हजुर, हाम्रो कार्यक्रम सुनिरहनु भएको छ, यहाँसँग पहिलो कल भयो, धेरै खुसी लागिरहेको छ। अनि अरू के छ नयाँ नौलो हाल खबर? तिज कतिको लाग्यो त? हजुर, अब नयाँ नौलो त सबै ठिकै छ। हेर्नुहोस् है, तिज त अब हेर्नुहोस् हाम्रो अब यो विदेशको ठाउँमा खै के नै हुन्छ र हेर्नुहोस् है, खासै लागेकै पनि छैन र हेर्नुहोस्। लागेको छैन, बाँकी नै छ, अझै दुई महिना बाँकी छ होइन, बिस्तारै बिस्तारै लाग्छ। अनि सोमजी, मैले आजको प्रश्न यहाँलाई राख्न चाहे, नेपालको प्रसिद्ध तीर्थस्थल यानि अथवा पर्यटकीय स्थल पाँच पोखरी कुन जिल्लामा पर्छ? सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक, यहाँको सही आन्सर के हुन सक्छ? नुवाकोट, यो तपाईँको फाइनल आन्सर हो? हजुर, फाइनल सर। यसलाई म लक गरिदिउँ त? हजुर, गरिदिनुहोस् सर। ल ठिक छ, मैले लक गरिदिएँ। सही आन्सर के हुन सक्छ हामी कार्यक्रमको अन्तमा यहाँलाई भन्ने नै छौ। अबको प्रस्तुतिमा यहाँको सृजना सुन्ने पालो रहेको छ, के कोसेली लिएर आउनु भएको छ आज? हजुर, मैले हजुर यहाँले अलिकति नजिक आएर बोलिदिनु होला, यहाँको आवाज हामीले सुन्न पाएको छैनौ। हजुर, सुनेको छ अहिले। हजुर, मैले सानो कोसेली जस एउटा छोटो गीत ल्याएर आएको छु है आज। हजुर, ल सुनौ न त। हजुर, सुरु गर है त दाइ। ओके। तिमी आउने बाटोमा देउरालीमा कसम खाई माया उठ्यो भन्थ्यौ तिनलाइनौ जिन्दगीका सारा खुसी तिम्रै लागि साथी राखे साँचो माया पाएँ भने पल पल बाँचिरहे तर तिम्रो मायाले नै जिउँदै मार्यो आज मन थिएन भने तिमीले झुटो कसम किन खायौ मन हुनेलाई छाडिदियौ धन हुनेलाई माया लायौ आफ्नोलाई नै पराई छानी गयौ बेग तिमी आइनौ तिमी आउने बाटोमा फुला रोपिदिए तिमी आइनौ थ्याङ्क यू भेरी मच यहाँले एकदमै मिठो गीत गाउनु भयो को नआएको चाहिँ को हो हजुर नआएको चाहिँ को हो ल ठिक छ, खुसीलाई यहाँसँग मिठो भलाकुसारी भयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब यहाँ कुन गीत सुन्न चाहनुहुन्छ आज? हजुर, म यो रामकृष्ण ढकालको सर। हजुर, रामकृष्ण ढकालको कुन गीत? धेरै गीत छ। ओरानी लागेको हामीसँग छ, तर अहिले चाहिँ हामीसँग एउटा गीत छ, एउटा देश को माया देशको मायाले उत्सर्ग भएको गीत हजुर यही सुनाइदिनु ल हस्त नमस्कार ओके फेरि पनि अर्को श्रोता लाइनमा आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्न चाहन्छु नमस्ते नमस्ते भाइ नमस्ते जीवनजी फ्याफुल्ला हामी तपाईँको छुट्टी कहिलेबाट हो छुट्टी 18 अगस्तबाट हो कि के हो एक हप्ता भन्नाले 3 दिन छुट्टी हुन्छ हाम्रो कम्पनीको नियम छ हजुर अनि कता कता घुम्न जाने विचार गर्नुभएको छ मेरो चाहिँ छुट्टी खासै हुँदैन मेरो चाहिँ छुट्टी नै हुँदैन होइन 12 महिना काम हुन्छ है हामी चाहिँ घुमघामको सुरमा छौँ यहाँ भलिबल प्रतियोगिताहरू पनि हुँदैछ केही संस्थाहरूको अधिवेशन पनि हुँदैछ अनि आदिवासी जनजाति महासंघको चाहिँ यो 18 विश्व आदिवासी दिवस सम्मेलन पनि एउटा हुँदैछ हामी सकेसम्म यी कार्यक्रमहरूमा सहभागी हुने कोसिस गर्नेछौँ र यहाँहरूलाई जानकारी गराउनेछौ हजुर हजुर धन्यवाद दाई त्यसको लागि हिजो कुमार ब्रन दाईले पनि हुँदै हुनुहुन्थ्यो मलाई त थाहा पनि छैन किनभने म एकदम बिजिटभित्र छु कि एकदम टाढो छ अब यो अलहपुप अथवा जमा लाउनको लागि पनि धेरै टाढो छ नि त त्यो भएर पनि थाहा हुँदैन अब हामी जङ्गलभित्रै बस्छौँ होइन जङ्गली भइसक्यौँ हामी त्यो भएर जानकारीको लागि धेरै धेरै धन्यवाद दाई थ्याङ्क यू भेरी मच जीवनजी यहाँसँग मिठो गला पछाडि भइरहेको छ धेरै खुसी लागिरहेको छ अब यो विदा यहाँले राम्रोसँग साथीभाइहरूसँग कोठामा पनि सही सदुपयोग गरेर मनाउनु हुनेछ भन्ने आशा लिएको छौँ र आजको प्रश्न म यहाँलाई राख्न चाहेँ नेपालको एउटा प्रसिद्ध तीर्थस्थल र पर्यटकीय स्थल पनि हो त्यो कुन जिल्लामा पर्छ जसलाई हामी पाँच पोखरी भनेर भन्दछौ सही आन्सरहरू के हुन सक्छ यहाँ तिनवटा अप्सन छ सिन्धुली नुवाकोट र सिन्धुपाल्चो नुवाकोट हो यसलाई लक गरिदिउ ल ठिकै छ मैले यसलाई लक गरिदिएँ यसको सही आन्सर के हुन्छ हामी कार्यक्रमको अन्तमा जानकारी गराउने नै छौँ हामीले यो प्रश्न किन राखेको छौँ भने यो एउटा नेपालको पर्यटकीय स्थल र तीर्थस्थल पनि हो र अहिलेको यो अब केही समयपछि यसको एउटा जात्रा पनि हुँदैछ अहिले पाँच पोखरीमा धेरै चाहिँ बुद्ध धर्म मान्ने मानिसहरू त्यहाँ गइरहेको छन् होइन यो पर्यटकीय स्थल पनि भएको हुनाले र तीर्थस्थल पनि भएको हुनाले यसको जानकारी पनि होस् भन्नुको तात्पर्यले हामीले यो प्रश्न राखेको हौँ आज अब पालो रहेको छ यहाँको कोसेली फुकाउने के कोसेली लिएर आउनुभएको छ कोसेली आज एकदम छोटो छ दाइ छोटो अलिकति प्रिपरेसन गर्नको लागि अलिक टाइम पुगेन त्यो भएन सर्वप्रथम त पिएनएन रेडियो अनलाइन रेडियो हेर्नु हाम्रो चौधरी सुनिरहनु भएको सम्पूर्ण मित्रजनहरूलाई लास्ट फ्याफुल्ला नमस्कार सलाम अलिकुम भन्न चाहन्छु आजको मेरो सिर्जना चाहिँ एकदम छोटो छ है दाइ हुन्छ हुन्छ शीर्षक छ आमा म किन जन्मेछु होइन फेरि वा उता भन्नु होला है दाजु आमा म किन जन्मेछु सुख मैले पाउन कि दुःख मैले दिन कि शिखर मैले चुम्न कि आँसु मैले पिउन कि खै त दाई वा वा अनि आमा म किन जन्मेछु आमा म किन जन्मेछु सिरपेट मैले टिप्न कि जोगी बनी हिँड्न कि दुनियाँलाई जित्न कि आँसु मेरो टुट्न कि जीवनजी साह्रै भन्छु नि कोसेली पुकाउनु भयो यहाँले यहाँलाई धेरै धेरै धन्यवाद अहिले धेरै साथीहरूले यहाँको यो कोसेलीको प्रशंसा पनि गर्नुभएको छ धेरैले वा वा पनि भन्नुभएको छ हजुर जीवनजी अबको पालो रहेको छ अब यहाँले एउटा मिठो सिर्जना सुनाउनु भयो र यहाँलाई पनि हामी एउटा मिठो गीतबाट स्वागत गर्दैछौँ अब बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस् यो हातहरूले नेपालकै नाम लेख्न पाइयोस् रामकृष्ण ढकालको आवाजमा यो एउटा मिठो गीत हामी प्रस्तुत गर्दैछौँ यो गीत कसले सुनाउन चाहनुहुन्छ यहाँले सर्वप्रथम त मेरो घर परिवारलाई होइन अनि इजरायलमा रहनुहुने फुपूहरू माया लामा बम्जन अनि दुबईमा रहनुभएका मेरो फुपाजु सोम लामा अनि निशा योन्जन नानीमा योन्जन छोकी बहिनी गङ्गा योन्जन होइन अनि योन्जन अनि अमेरिकामा रहनुहुने मेरो ससुरा सोभिन्द्र तामाङ रोशनी सासु रोशनी तामाङ भाइ सोदिन हजुरबा श्री हरिचन्द्र तामाङज्यू अनि म जीवन भनेर चिन्ने सम्पूर्ण मित्रजनहरूलाई सुनाउन चाहनुहुन्छ। हस् त यहाँबाट म बिदा हुन चाहन्छु। धन्यवाद। नमस्कार। हिमाल दिखना पाइयो हाथले सधैं नेपाल लेखना पाइयो नेपाल लेखना पाइयो को प्रभा दिगंत फैलियो नेपाली समरा सिप को प्रभा दिगंत फैलियो मलाई देखी खुड़कीलो यो देश माथि उठियोस् नेपालको सन्ताति सगर्व भन्न पाइयोस् सगर्व भन्न पाइयोस् तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार। समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net निरन्तर तपाईंको साथमा अनलाइन रेडियो हाम्रो संसार। हजुर श्रोताबेन हामी जहाँ जाउँ जे गरौं जसो गरौं जुन परिस्थितिमा हौ जुन ठाउँमा हौ नेपाल र नेपालीलाई माया गर्न पाऊ नेपालको नाम विश्वमा चिनाउन पाऊ र नेपाल नेपाल र नेपाली भएकोमा गर्व गर्न पाऊ। श्रोताबेन कोही मित्र लाइनमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्ते लक्ष्मीजी। हजुर यहाँको आवाज अलिकति ठुलो बनाइदिनु होला। अनि खानपिन भइसक्यो? भइसक्यो नि भन्नुपर्छ। यहाँबाट बुझ्नु पर्यो कि भइसकेको चाहिँ छैन के चाहिँ खाइसक्यो भन्ने कुरो। हजुर हजुर। अनि हाम्रो कार्यक्रम कतिको सुन्नुहुन्छ? प्राय सुन्नुहुन्छ। एकजना श्रोता भन्दै हुनुहुन्थ्यो म त 24 आवर्स नै त्यो कानमा राखेर सुने गर्छु भन्दै हुनुहुन्थ्यो। हामीलाई माया गर्नुहुँदो रहेछ खुसी लाग्यो। अनि एउटा कुरा सोधौ, यहाँ यो गीत लेखनमा अलिकति अगाडि हुनुहुन्छ, यहाँको गीतहरू मैले धेरै सुनेको छु, शब्द संकलनमा यहाँले एकदम मिठो मिठो शब्द संकलन गर्नुहुँदो रहेछ, यो प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो यहाँले? यस्तो हुँदो रहेछ, मेन कुरो त सानैदेखि त रुचिमा पनि भर पर्छ है, हजुर बच्चादेखि नै केही थियो मलाई एकदम मन पर्थ्यो, जब म यात्रा गर्थेँ नि यात्रा गर्दाखेरि डाँडाकाँडाहरू देख्दा यसको विषयमा देख्न पाएको थियो, अनि कसैको सिकारहरू देखेँ भने सुने भने मलाई त्यो विषयमा पनि केही देख्न पाएको थियो भने चाहिँ सानैदेखि अलिकति कतिको बगान जस्तो थियो, अब झनै आफ्नो परिवार छोडेर त्यहाँ आएको थियो, परिवार छोडेको त्यो बोझाइ हुन्छ नि सर, आफूलाई एउटा भावना त्यो यिनै कुराहरू बोझाइ अरू वरिपरिका वातावरणहरू आफ्ना यिनै कुराहरूमा नै प्रेरणा हुन्छ। हजुर लक्ष्मी भट्टराईजी उहाँ इजरायलबाट हुनुहुन्छ र हामीलाई धेरै श्रोताहरूले यहाँ सोधिरहनु भएको छ तपाईँको पुरा जानकारी दिनुहोस् न भनेर, र हाम्रो उद्धवजीले पनि तपाईँलाई चिनेको जस्तो लाग्यो अरे, एकचोटि उहाँलाई पनि हाई भनिदिनुहोस् त। ल उहाँले हात उठाएर हाई भन्नुभयो। हजुर यहाँसँग मिठो भलाकुसारी भयो, दिवस यहाँले प्रेरणा त्यो एउटा बच्चैदेखि पाउनु भएको रहेछ र यहाँको सृजनाहरू अझै अगाडि बढोस् भन्ने हामी कामना गर्दछौँ। खास गरी यहाँको शब्दहरूमा अलि रोमान्टिक भन्दा नि अलिकति मिठासहरू अलि भिन्नै प्रकारको चाहिँ पाइएको छ नि, किन होला? अलिकति फिलोसफी है, अलिकति ट्रेजेडी यस्तो यस्तो कुराहरू हुन्छन् होइन, हामी मान्छेको मनलाई चाहिँ हामीसँग खुसीका थियो मान्छे पलभन्दा पनि बेसी दुःखकै पलहरू हुने गर्दो रहेछ, फेरि हामी विदेशीकोहरूलाई चाहिँ तिनै पलहरूले बेसी सुने र गीतमा पनि आफूलाई पनि तिनै सुखको पलहरूभन्दा पनि दुःखको पलले बेसी पछ्याउने भएको हुनाले गर्दाखेरि तिनै कुराहरूलाई बेसी लेख्नु मन लाग्ने कि मलाई। धेरै धेरै धन्यवाद, यहाँको सृजनाहरू अझै अगाडि बढुन्, हामी अफ इयर पनि यहाँसँग फेरि भलाकुसारी गर्ने नै छौँ, अहिलेलाई यहाँसँग धेरै टाइम नलिउँ होला। र अब म एउटा प्रश्न राख्न चाहन्छु, प्रश्न त सुनिसक्नु भयो, यसको उत्तर के हुन सक्छ? नुवाकोट नै हो जस्तो लाग्छ, पाँच पोखरी पुग्नु भएको छैन है? ल ठिकै छ, के हो हामी दुधको दुध पानीको पानी कार्यक्रमको अन्तमा गर्ने नै छौँ। अब यहाँले कुनै सिर्जनाहरू लिएर आउनु भएको छ भने सिर्जना सुन्ने पालो रहेको छ। हजुर तिमी बिनाको जिन्दगी भनमा बसिन्छ, तिम्रो अदेश प्रेमलाई खोइदिन, तिमी बिनाको जिन्दगी भनमा बसिन्छ, तिम्रो अदेश प्रेमलाई खोइदिन, यति धेरै माया गर्छु तर सताउँदैन, यति धेरै माया गर्छु तर सताउँदैन, सुखी छु त्यो पनि बताउँदैन, सुखी छु त्यो पनि बताउँदैन, प्रतीक्षाको प्याला मात्रै सधैँ पनि कति तिम्रो मेरो हर कदममा छायो पनि पछि आउँछ, फेरि पलहरूमै पराई पनि मेरो हर कदममा छाया पनि पछि आउँछ, फेरि पलहरूमै पराई पनि अत्याउँछ, अन्यको किराण ऐश्वर्यमा कति अन्यको किराण ऐश्वर्यमा कति थियो, तिम्रो अदृश्य प्रेमलाई खैके नाम दियो, तिमी बिनाको जिन्दगी भनेर धेरै धेरै धन्यवाद लक्ष्मीजी, यहाँको मिठो प्रस्तुति मैले सुन्न पाएँ र म सम्पूर्ण श्रोताहरूलाई के अनुरोध गर्छु भने तपाईँहरू जब लाइनमा आउनुहुन्छ कृपया अलिकति ठुलो स्वरमा र नजिकै माइक राखेर बोलिदिनु हुनको लागि हामी अनुरोध गर्दछौँ, किनभने यहाँले यति मिठो मिठो प्रस्तुतिहरू पस्कनुहुन्छ तर त्यो प्रस्तुतिहरू हाम्रो श्रोताहरूले अलि दिल खोलेर सुन्न पाएन भने त्यो प्रस्तुतिको महत्त्व अलि हुँदैन भन्ने हामीलाई लागिरहेको छ। लक्ष्मीजी यहाँलाई धेरै धेरै धन्यवाद र यहाँले मिठो आफ्नो सृजना प्रस्तुत गर्नुभयो। अब बस्ने गीत यहाँ कसले सुनाउन चाहनुहुन्छ? थाहा छ म एउटा मान्छे खोजिरहेको छु नि, छाडेर काम सारा म एउटा मान्छे खोजिरहेको छु तर त्यो मान्छे पाएको छैन, अवश्य पनि पाइन्छ भन्ने आशा गर्दै यहाँबाट बिदा हुन्छु। गीतको बोल पनि त्यही छ, छाडेर काम सारा। थ्याङ्क यू भेरी मच, म यहाँबाट बिदा हुन्छु। हस्त नमस्ते। नेपाली समय अनुसार दिनको ठिक 3 बजेबाट हामी यो कार्यक्रममा प्रत्यक्ष प्रसारण गर्दछौ। र कोही मित्र आइसक्नु भएको छ, जय ओडारीजी। नमस्कार हजुर, नमस्कार। दुई हात जोडेर के छ, आरामै हुनुहुन्छ? हजुर हामी पनि आरामै छौ। यहाँ अर्को साथी पनि लाइनमा आउनु भएको छ, वीर बहादुर खत्रीजी। यहाँलाई पनि मैले कार्यक्रममा स्वागत गरे। यहाँहरू आज जोडी मिलेर आउनु भएको छ कि दोहोरी लिएर आउनु भएको छ कि के हो? दोहोरी खेल्नको लागि आउनु भएको छ कि के हो? ल ठिकै छ, म सर्वप्रथम यहाँहरूलाई प्रश्न राख्न चाहन्छु। आजको हाम्रो प्रश्न छ, नेपालको प्रसिद्ध पर्यटकीय तथा तीर्थस्थल पाँच पोखरी कुन जिल्लामा पर्दछ? यसको अप्सनहरू रहेको छ सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोक। सही आन्सर के हुन सक्छ? दुवैजना सिन्धुपाल्चोक हो। ल मैले यो लक गरिदिएँ, अब यसको सही आन्सर के हुन सक्छ हामी कार्यक्रमको अन्तमा भन्ने नै छौ। अब पालो रहेको छ यहाँहरूको सिर्जना सुन्ने। सर्वप्रथम जय ओडारीजी, यहाँले के सिर्जना लिएर आउनुभएको छ? हजुर हजुर ओके प्लिज आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आमा आ धन्यवाद चौधरीजी यहाँले एउटा आमाप्रति आस्था राखेर विदेशिएका प्रवासी नेपालीहरूको आवाज बोल्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो ओडारीजी, र अब कालो भएको छ वीरबहादुर खत्रीजीको सृजना सुन्ने। वीरबहादुरजी, हजुर, के कसरी लिएर आउनुभएको छ आज? ठिकै छ, यहाँ हाम्रो कार्यक्रम सुनिदिनुहुन्छ र यहाँ कार्यक्रममा पनि आइदिनु भयो, खुसी लाग्यो। यहाँसँगको मिठो भलाकुसारी भयो, हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला। अब एउटा गीत बज्दैछ, छाडे र काम सारा एउटा मान्छे खोजिरहेको छु भन्ने, यो गीत कसले सुनाउन चाहनुहुन्छ? हजुर, धन्यवाद। त्यसपछि मेरो घरमा हुने दाजु भाउजू, मलाई सम्पूर्ण साथीहरूलाई चिनाउन चाहनुहुन्छ। हस् त वीरबहादुरजी, हस् त वीरबहादुरजी, यहाँलाई धेरै धेरै धन्यवाद। र हामी बिहिबारको बसाइमा छौँ र प्रत्येक बिहिबार हामी तीन बजेदेखि यो प्रत्यक्ष प्रसारण हुनेछौँ। र अहिले कोही मित्र लाइनमा आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्ते दाजु। नमस्ते बहिनी, आरामै? हजुर आरामै। अनि हजुरलाई? मलाई पनि आरामै छ। अनि हामी तिजको पूर्व सन्ध्यामा छौँ। तिज कतिको आइरहेको छ त्यतातिर? ए कहिलेलाई? 18 तारिक यही महिनाको? ल ल, रमाइलो गर्नु होला, त्यसपछि फोटो भिडियोहरू सेयर गर्नुहोला, हामी पनि सुन्नेछौँ। अनि आजको हाम्रो प्रश्न यहाँले सुनिसक्नु भएको छ, सही उत्तर के हुन सक्छ? हो जस्तो लाग्छ भनेर भएन, निश्चित हो नै भन्नु पर्यो। यसलाई लक गरिदिऊ त। ल, पारु सुवेदीजीको मैले सिन्धुपाल्चोकमा लक गरिदिएँ। यसको सही आन्सर के हुन सक्छ हामी कार्यक्रमको अन्तमा भन्ने नै छौँ। अनि अब पालो रहेको छ यहाँले ल्याएको कोसेली फुकाउने, के कोसेली ल्याउनु भएको? हजुर, पुरानो गीत हो, मलाई एकदम मनपर्छ, सायद लाग्छ हाम्रो श्रोताहरूलाई पनि सबैलाई मन पर्ला। अवश्य नै, अवश्य नै, मनपर्छ नि त पुरै भयो। मलाई मनपर्छ। थ्याङ्क यू। त्यसले गर्दा साथीहरूको सामु गरिदिन्छु। राम्रो नभए पनि प्रस्तुत गर्न गइरहेको छु। ओके, प्लिज। भनिहाले तर घाउ चाहिँ कहाँ दुख्छ? थ्याङ्क यू। भेरी मच. अब यहाँले त एउटा मिठो गीत सुनाइहाल्नुभयो, अब यहाँ कुन गीत सुन्न चाहनुहुन्छ? हो भनेपछि यो पीडालाई यहाँ देउरालीको चौतारीमा गएर बिताउन चाहनुहुन्छ. धन्यवाद छ यहाँले रोज्नु भएको देउरालीको चौतारीमा भन्ने गीत हामी बजाउने नै छौँ. हजुर, ककसलाई सम्झिन चाहनुहुन्छ? सबैलाई सम्झिन चाहनुहुन्छ र उहाँहरूलाई पनि हामी यो कार्यक्रम मार्फत भन्न चाहन्छौँ, देउरालीको चौतारीमा आउनुहोला, तपाईँ सुचेर त्यही पुग्नुहोला है त. हस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो पारु सुवेदीजी. उहाँको मिठो भलाको तरिपछि पुनः अर्को श्रोता लाइनमा आइसक्नु भएको छ. म उहाँलाई पनि स्वागत गर्न चाहन्छु. नमस्ते. नमस्ते भाइ. नमस्ते बहिनी, आरामै हुनुहुन्छ? आरामै. चिरिच्याट भनेर चाहिँ त्यो उस कराते खेल्न लागे जसरी हिँड्नु भएको थियो नि कता? अब त रातो साडी, रातो चोलो, हरियो तिलहरी लाएर चाहिँ अब धम छम नाच्ने बेला भइसक्यो नि त, होइन? मनाउनु पर्यो नि त, समय निकाल्नु पर्यो, नभए टिभीमा हेरेर भने आफू पनि नाच्नु पर्यो. ल ठिकै छ, यस जसरी भए पनि रमाइलो चाहिँ गर्नु होला. हजुर, अनि खानपिन भइसक्यो यहाँको? भइसक्यो. अनि गर्मी कतिको छ? एकदमै छ है, तर पनि घरभित्र हुनुहुन्छ, त्यो गर्मीले केही गर्दैन. हजुर, अनि हाम्रो कार्यक्रम कतिको सुन्ने गर्नुहुन्छ? हजुर सुन्नु होला, साथीहरूसँग नि सेयर गर्नु होला, जानकारी गराउनु होला, होइन? अनि बिहिबारको बसाइमा आउनको लागि अनुरोध गर्नु होला यहाँहरूको साथीहरूलाई पनि. अनि आजको प्रश्न त सुनिसक्नुभयो, यसको सही उत्तर के हुन सक्ला भन्नुहोस् न? सिन्धु पाल्चोक हो. यसलाई म लक गरिदिउँ. ए, पाँच पोखरी पुग्नु भएको छ तपाईँ? छैन है, हावामा गोली हानिदिनु भयो पाँच पोखरी सिन्धुपाल्चोकको पर्छ भनेर. अनुमानमा ठिकै छ, यहाँको अनुमान सही या गलत के हुन्छ हामी अन्त अन्ततिर भन्ने नै छौँ. अनि आज के लिएर आउनु भएको छ कोसेली? ओके ओके, प्लिज यहाँको गजल सुनिहालौँ न. उठाउ कलम, लेख साथी मनभित्रको भावनालाई, आँखा खोली हेर साथी बर्सिने यो सावनालाई, भोलि आउँछ भावना साउनाको बेलसरी, उठाउ कलम लेख साथी त्रिशब्दको बेलसरी, आकाशमा हेर साथी सिंहका कति साथी, उठाउ कलम लेख साथी बढाउ कदम माथि माथि, सागरालाई हेर साथी धन्यवाद छ दावा शेर्पा बहिनी, यहाँले मिठो गजल प्रस्तुत गर्नुभयो. यहाँको सृजनाहरू अझै अगाडि बढोस् भन्ने कामना गर्दै अब बस्ने गीत यहाँ कसलाई सम्झन चाहनुहुन्छ देउरालीको चौतारीमा? थ्याङ्क यू भेरी मच, यहाँलाई धेरै धेरै धन्यवाद सहित अब बिदा हुन चाहन्छु. नमस्ते. हेलो. नमस्ते. नमस्ते रश्मिजी. नमस्कार हजुर. तपाईँको नामै कति मिठो. यस्तो गर्मी त्यो त बाँच्न सक्दैन, तर पनि बाँच्ने कोसिस गर्नुपर्छ. अब रसबरी लाल मन हेर्नुहोस् त कति मुखै मिठो भएर आएको एकदमै ठिक छ। अनि यहाँले च्याट बक्स भेटाउनु भएन? मैले त भेटाइन, च्याट बक्समा गएर बक्स त क्लिक गरेको अर्को पेज खुल्यो, त्यो पेज खुल्दाखेरि अनि त्यो त्यहाँ चाहिँ च्याट गर्नु होला, अनि त्यो अर्को साउन्ड आउनेमा चाहिँ सुन्नु होला नि त। हजुर हजुर हजुर। हामी अहिले यो साइटले अझै डेभलप गर्न लागि परिरहेको छौँ। हामी रेडियोको छुट्टै साइट खोल्न पनि लागि परिरहेका छौँ, त्यसकारणले हामी यो मिलाउँदैछौँ। मिलाउने क्रममा यताउता हुन सक्छ, त्यसको लागि यहाँहरूले माग गर्नुहुनेछ भन्ने हामीलाई लागिरहेको छ। रश्मिजी खानपिन भयो? हजुर थाहा छैन हजुर, अब वेट गरेर दर्शन गरेर यसो कुराकानी गरेर जाउँला भनेर आज चाहिँ छिटै। धेरै धेरै धन्यवाद। त्यही पनि बिर्सिएछ मैले त, लिङ्क पठाएर यसो हेर्दा धक्याङ्ग भयो। त्यसरी बिर्सिनु भएन त्यो बिहारै बिर्सिया हेर्नु त कस्तो। अनि कालिम्पोङ यता गरेर साथीभाइलाई मरिमरि बोलाएर जम्मा गरेको मोबाइल गएको बेला मैले सुन्नु पाएन, अब म यता छु उता बिजी भइहाल्यो साथीहरू। हजुर केही छैन, हामी रेकर्डेड पनि यहाँलाई राख्नेछौँ, तपाईँले त्यहाँमाथि रेकर्डेडमा गएर हाम्रो आजको कार्यक्रमहरू जुनसुकै टाइममा यहाँलाई फुर्सद भएको टाइममा सुन्न सक्नुहुनेछ। कतिपय श्रोताहरूले कतिपय रेडियो कार्यक्रमहरू के हुन्छ रेकर्डेड हुँदैन, अनि कतिपय श्रोताहरूले चाहिँ हामीले के गर्नु पर्यो भने हामीले बोलेको हामीले सुन्न पाएनौ, कसरी सुन्ने होला, पछि पछि पनि हामी अरू साथीहरूसँग नि सेयर गर्न चाहन्थ्यौँ त्यो भएन भन्ने खालको चाहिँ गुनासोहरू धेरै आएको हुनाले हामीले चाहिँ हाम्रो कार्यक्रमहरू रेकर्डेड पनि राख्ने गरेका छौँ। हजुर एकदमै खुसी लागेको छ, त्यो रेकर्ड हेरेर एकदम खुसी लाग्यो मलाई। सुरुका दिनमा हेरे सुने है, एकदम आफ्नो स्वर आफ्नो भोइस सुन्नु पाउँदा एकदम खुसी लाग्यो। धेरै धेरै धन्यवाद छ, यहाँहरूले माया गरिदिनु भएको छ, त्यस कारणले हामी पनि दिल खोलेर अगाडि बढ्न सकियो। एकदम हाम्रो चौतारीलाई हाम्रो संसार डटनेटलाई एकदमै हृदयदेखि नै बधाईको साथै धन्यवाद दिन चाहन्छु म पनि। हजुर अनि अब महिलाहरूलाई त तीन महिना अगाडिदेखि नै माइती जानु पर्यो भने चाहिँ तिनवटा कानलाई पनि एकैचोटि नाक अरे, अनि चिज आएको तिन महिना अगाडिदेखि नै चिज नाक अरे भन्छ नि, चिज कतिको लागिरहेको छ। हजुर अब के गर्नु, नेपालमा भएको त्यस्तै हुन्थ्यो होला, विदेशमा एउटा घरभित्र बाबुको आमा एउटा घर चाहिँ बुढी आमाको साथमा बसिरहेको छ, त्यो पनि अनलाइन मार्फत साथीभाइसँग कुरा सेयर गर्न पाउँदा एकदम खुसी लागिरहेको छ, गीत सुन्न पाइरहेको छ इन्टरनेटमा, त्यो पनि खुसी लागिरहेको छ। जहाँ जे जस्तो परिस्थितिमा हुनुहुन्छ त्यहाँबाट त्यसरी नै हाम्रो नेपाली संस्कृतिलाई बचाउनु होला भन्ने कामना सहित आजको प्रश्नको सही उत्तर के हुन्छ ल भनिदिनुहोस् न। लु मरे म त क्वेसन हाम्रो प्रत्येक हप्ता नै हुन्छ, यो हप्ताको प्रश्न हाम्रो रहेको छ, नेपालको पवित्र तीर्थस्थल अथवा प्रसिद्ध पर्यटकीय स्थल पनि हो पाँच पोखरी नेपालको कुन जिल्लामा पर्छ? यसको अप्सनहरू रहेको छ सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोक। सही उत्तर के हुन सक्छ? जस्तो लाग्छ भनेर भएन, सही आन्सर भन्नु पर्यो। फाइनल आन्सर नुवाकोट हो फाइनल आन्सर? हजुर अब एकछिन भएन, केही नै जस्तो लागेन। हावामा गोली हान्नु भएको छ, भगेर मरेको मरेन, ठिकै छ, कहिले काहीँ अँध्यारोमा ढुङ्गा हाल्दा नै लाग्छ होइन। अब हामी कार्यक्रमको अन्तमा दुधको दुध पानी त गरि नै हाल्नेछौँ, तर पनि तपाईँले आज एउटा नयाँ कुरो चाहिँ थाहा पाउनुहुनेछ, एउटा प्रसिद्ध तीर्थस्थल अथवा पर्यटकीय स्थल पाँच पोखरी कहाँ पर्दो रहेछ भन्ने कुरो न त्यो अँध्यारोमै ढुङ्गा हान्दाखेरि पनि ठ्याक्कै ठाउँमा लागेको छ, हामी कार्यक्रमको अन्तमा भन्ने नै छौँ है त। अब पालो यहाँको सृजना सुन्ने, के सृजना ल्याउनुहुन्छ? किन नगाउने, चौतारीमा आएकै गीत गाउनु, रमाइलो गर्नु, नाच्नु, नाच्दै गाउनु पनि सक्नुहुन्छ। नाच्ने त कसरी कसले देख्छ र मैले नाचेको यहाँ है ल म हेरिहाल्थेँ नि अँ तिजमा चाहिँ म अब त्यो नाच्दै हेरौँ ल अहिले चाहिँ यहाँको गीतमा चाहिँ सुनाउनु भएको छ ओके कसरी सङ्गाल्नु होला उपहारै दिनुभयो तर पनि सङ्गाल्नु पऱ्यो नि रश्मीजी धेरै धेरै धन्यवाद मिठो गीत प्रस्तुत गर्नुभयो अब हामी हाम्रो साथीहरूले रोज्नु भएको देउरालीको चौतारीमा म यहाँहरूलाई देउरालीको चौतारीमा लान चाहन्छु र अब बस्ने गीत यहाँको कसलाई सम्झन चाहनुहुन्छ हाम्रो उद्धवजीले यहाँको धेरै प्रशंसा गर्नुभएको छ सुनिरहनु भएको छ धेरै धेरै धन्यवाद उहाँले पनि हात हल्लाई हल्लाई यहाँलाई थ्याङ्क यू भनिरहनु भएको छ ल धन्यवाद अब लागौ गीत सुन्नेतिर हुन्छ हजुर उहाँ हुनुहुन्थ्यो रश्मि केसीजी उहाँको अनुरोधमा अबको गीत यहाँहरू सामु प्रस्तुत गर्दैछौ देउरालीको चौतारीमा Thank you. नौ तारिकको बसाइमा हामी रमाइलो रमाइलो मिठो मिठो गीतहरू सुनिरहेका छौँ अनि रमाइलो बलाको कारी गर्दै ज्ञान गुणका कुराहरू पनि सिक्दैछौँ र कोही मित्रहरू अहिले दुबई र कतारबाट लाइनमा आइसक्नु भएको छ म उहाँहरूलाई पनि स्वागत गर्न चाहन्छु नमस्ते नमस्कार विमलजी हजुर विमलजीलाई नि स्वागत छ कालुजीलाई नि स्वागत छ अनि कालुजी यहाँ त समुद्रको सैर गरिरहनु भएको छ चलाएर चाहिँ जहाजमा हो अहिले त बल्बको बिचमा तर यहाँ फोटोमा त समुद्रमा हुनुहुन्छ जो समुद्र हेर्दाखेरि नै अलिकति शीतल भएको जस्तो महसुस हुन्छ धेरै खुसी लाग्यो अनि विमलजी अनि खानपिन भइसक्यो धेरै धेरै धन्यवाद अनि हाम्रो कार्यक्रमहरू कतिको सुन्नुहुन्छ कार्यक्रमले हामीले भर्खरै मैले कालीसँग कुरा गर्ने एकदम सुमधुर सङ्गीतहरू यति मिठो गीतहरू बन्छन् समय गए थाहा हुने जब सुन्न थाल्छ हामीले केएनएन रेडियो हजुर यही विषयमा कुरा भइरहेको थियो अनि बोल्ने शैलीदेखि लिएर तपाईँको हामी श्रोताहरूलाई गर्ने मतलब गफ गर्दाखेरि जुन अप्नाउने एउटा शैली हुन्छ नि तपाईँप्रति आकर्ष तपाईँले हामीलाई आकर्षित गर्नु क्षमता धेरै धेरै धन्यवाद तपाईँहरू एकअर्कामा परिचय पनि हुनुभयो हाम्रो लक्ष्य भनेको केही नयाँ कुरा जानुन् अनि केही आनन्द आओस् केही मिठास आओस् केही एक दुईजना राम्रा साथीहरू परिचय हुन् हाम्रो यो लक्ष्य पनि हो होइन तपाईँको कार्यक्रम हामीले कसरी हेलो नेपाल उहाँको कार्यक्रम सुन्छ उहाँको कतिखेर चाहिँ यसरी लाइभ कार्यक्रम हुन्छ भने थाहा भएन फेसबुक मलाई स्ट्याटस हाल्नुहुन्छ अब कहिले 15 दिनमा कहिले 1 महिनामा कहिले कति के हुँदो रहेछ थाहै नपाउने तपाईँको फिक्स समय भएको कारणले गर्दा पनि हामी यसरी बातचित गर्नको लागि आफ्ना मनका अभिव्यक्तहरू अभिव्यक्त गर्नको लागि सहज भएको पनि तपाईँको पिएनएनलाई बढी हामीले प्राथमिकता दिइरहेको छौँ कि सुन्नको आफ्ना अभिव्यक्तहरू रचनाहरू सृजनाहरूलाई चाहिँ सबै सामु सुनाउन अरूको सुन्न धेरै धेरै धन्यवाद छ विमलजी यहाँले सही कुरा गर्नुभएको छ हामी सूचना पनि दिन्छौँ र नेपालको बारेमा केही जानकारीहरू नेपालको विभिन्न ठाउँहरू हुन्छ नि कोही अब आज मैले एउटा प्रश्न राखेको छु पाँच पोखरी कतिलाई थाहा छैन कतिलाई थाहा भएर पनि कहाँ पर्छ यो भन्ने कुरो नि थाहा छैन त्यसको बारेमा नि केही जानकारी होस् कोही साथी धरान धनकुटाको हुनुहुन्छ भने धनकुटाको कुन ठाउँमा चाहिँ त्यहाँ किन मान्छेहरू जानुपर्छ त्यसको केही जानकारीहरू पनि जो चाहिँ बिदामा जाँदाखेरि चाहिँ त्यहाँ पुग्न सकोस् ती रमाइलो अनुभूतिहरू लिन सकोस् त्यो पनि हाम्रो एउटा लक्ष्य हो धार्मिक महत्व हजुर त्यहाँको अब यो हाम्रो नदीकै हो नि इन्द्रावती नदीकै सिंह अब उत्पत्ति स्थल मतलब अब यो कुरोहरू सबै दिँदाखेरि अब पछि हाम्रो साथीहरूलाई सजिलो हुन्छ होइन यो म कामले मैले दिनु हुन्छ भने थाहा छैन त्यो म अहिले तपाईँको सुक्ति कुराहरू गरिदिनु पनि हजुर हजुर ठिकै छ यहाँ अरूसँग मिठो भलाकुसारी भइरहेको छ र कालुजी अब आजको यो प्रश्नको सही उत्तर के हुनु सक्छ होला यहाँ भनिदिनुहोस् न सिन्धुपाल्चोक हो 100% यसलाई लगाइदिउ अनि हाम्रो विमलजीको जन्मस्थान जन्मशिला अब पुलिस हुनेछ हामी जन्म हामी आफू जन्मेको जिल्लामा कस्ता खालका चाहिँ धार्मिक स्थल छन् महत्त्वपूर्ण स्थान कति छन् त्यति पनि थाहा पाउन सकेन भने त एकदम यहाँले सही कुरा गर्नुभयो केही बारेमा हामीले आफ्नो जन्मेको ठाउँ आफ्नो जन्मेको जिल्ला त्यसपछि अञ्चल आफ्नो देशकै बारेमा केही जानकारी लिन सक्नुपर्छ हामीले हुनसक्छ हामीले कति कहीँ कुराहरू थाहा नभएर ओझेलमा परिरहेको हुनसक्छ त्यसको बारेमा हामी यस कार्यक्रमबाट पनि केही जानकारीहरू लिनेछौँ र यहाँहरूले सही आन्सर भन्नुभयो या गलत आन्सर भन्नुभयो हामी कार्यक्रमको अन्तमा सार्वजनिक गर्ने नै छौँ अबको पालो रहेको छ यहाँहरूको सिर्जना सुन्ने र कालुजीलाई म यहाँको कोसेली पकाउनको लागि अनुरोध गर्दछु आज मेरो एउटा कोसेली सानो कोसेली लिएर आएको छु, लामो छैन छोटो छु है। तपाईँको जे छोटो भए पनि मिठास हुन्छ, प्रत्येक शब्द शब्दहरूमा चाहिँ बिजाउने हुन्छ नि त मन्त्रीले। थ्याङ्क यू सर। ल म यो हजुर सबैलाई चाहिँ अब मेरो कोसेली पुगाउन चाहन्छु। ओके आउँछु मन मेरो धाइ धाइ तिमलाई सम्झी बिर्सेछौ आफैलाई ठुलो राम्रो गुलाबको कारा भए नि ठुलो राम्रो गुलाबको कारा भए नि बिर्सिएछ नभने मायालाई सम्झन छौ तारा भए नि मन मेरो प्रत्येक शब्दहरूमा नेपालको राजनीतिज्ञहरूलाई चाहिँ घुसपेट गर्नुहुन्छ, राजनीतिज्ञहरूलाई चाहिँ एवेरनेस गर्नुहुन्छ, साह्रै मिठो छ तपाईँको प्रस्तुतिहरू। प्लिज पस गर्नुहोस्। यो शीर्षक जङ्गल पस्न खोज्दैछ, जनतालाई सुख र सुविधा उपलब्ध गराउँछु भन्नेहरू आज आफ्नै सुख शैल र मोजमस्तीमा व्यस्त छन्, जनताको सरकार संविधान संघीयता बनाउँछु भन्नेहरू आज आफ्नै सरकार संविधान र संघीयता बनाउन व्यस्त छन्, जनतालाई शान्ति सुव्यवस्था उपलब्ध गराउँछु भन्नेहरू आज अशान्ति हत्या हिंसालाई बजार दिन व्यस्त छन्, सरकार छोड्न टेलिभिजन मार्फत हतार हतार गरी राजीनामा दिनेहरू आज आफ्नो सरकार समयमा संविधान शान्ति प्रक्रिया दिएर दिन्छु भन्छन्, जङ्गलमा बसी जनतालाई यातना चन्द्र आतंक फैलाउन पल्केकाहरू आज सहर बजार र गाउँ बस्न बस्न नसकी फेरि जङ्गल बस्न खोज्दैछ। यति नै छ। धेरै धेरै धन्यवाद यहाँलाई, यहाँहरू दुवैको मिठो प्रस्तुतिपछि अब हामी एउटा गीत बजाउने सरकारमा छौँ र कुन गीत सुन्न चाहनुहुन्छ तपाईँहरू? आज अघि तपाईँले भनिसक्नु भएको छ नि, हजुर घुम्तीमा नआउ है भन्ने गीत यहाँहरू सुन्न चाहनुहुन्छ होइन? प्रेमध्वज प्रधान, हजुर प्रेमध्वज प्रधानको आवाजमा अब घुम्तीमा नआउ है भन्ने यो मिठो गीत हामी प्रस्तुत गर्न चाहन्छौँ। कसलाई सम्झिन चाहनुहुन्छ सम्झिनुहोस्। हजुर यो गीत चाहिँ मैले भने नि तपाईँलाई सम्पूर्ण सिएनएन अनलाइन रेडियो सम्पूर्ण यो विश्व भइरहेका मित्रहरूलाई हजुर म विमल गिरी भएर चिन्ने सम्पूर्ण साथीहरूलाई हजुर अनि कालुजीको स्पेसली कसैलाई हजुर मेरो पनि अब कालु भाइबा भनेर चिन्ने सम्पूर्ण साथी ल त हस् त यहाँहरूबाट म बिदा हुन्छु। अर्को हप्ता फेरि भेट्ने बाटो सहित आजलाई टाटा बाई बाई। रूपाजी जस्तो नाम त्यस्तै रूप आइपुग्नु भयो होइन चौतारीमा अनि आरामै हुनुहुन्छ? मलाई पनि आरामै छ। अलि नजिक आएर बोलिदिनु होला अलि ठुलो स्वरमा। हजुर बुझ्नुहुन्छ कुरा बोल्दाखेरि रेडियो बन्द गर्नुपर्छ भन्ने पनि यहाँलाई थाहा छ। बन्द गरिदिनुभयो धेरै धेरै धन्यवाद। अनि रूपाजी हाम्रो कार्यक्रम सुनिरहनु भएको छ? तपाईँहरूलाई धेरै श्रोताहरूले चाहिँ कल गरिरहनु भएको छ। धेरै श्रोताहरू लाइनमा हुनुहुन्छ होइन सयौँ श्रोताहरू हुनुहुन्छ। सबैको चाहिँ लाइनलाई चाहिँ मैले कल लिने विचार गरिरहेको छु र आजको प्रश्न त सुनिसक्नु भयो यसको सही उत्तर के हुन सक्छ? किन नमिल्नु तेर्याउनु पनि मिल्छ नि। हजुर अहिलेसम्म त मैले अब 49 भइसक्यो होला। हजुर नेपालको पवित्र तीर्थस्थल अथवा पर्यटकीय स्थल पाँच पोखरी कुन जिल्लामा पर्छ? यसको अप्सनहरू रहेको छ सिन्धुली, नुवाकोट र सुनुपाल्तो। होला त्यही त कुन चाहिँ हो नै भन्नु पर्छ नि। नुवाकोटै हो यसलाई लक गरिदिऊ त। र ठिक छ म यसलाई लक गरिदिन्छु। यसको सही आन्सर के हुन सक्छ हामी कार्यक्रमको अन्तमा त भनि नै हाल्छौँ होइन। अब पालो रहेको छ यहाँको सृजना सुन्ने के सृजना लिएर आउनुभएको छ? ल तपाईँ गीत गाउनु थाल्नुहोस्। नाच्ने गीत हो कि के हो? ए सुन्नी मात्र नत्र म नाच्नको लागि तयार हुनु पर्यो भनेर। ल ल ल अब त्यो चिजमा त यति नाच्छु यति नाच्छु मेरो यो 1-2 किलो बोसो पगाल्नु पनि छ के त्यही त्यही भएर ल सुरु गरौँ त। रूपाजी हेलो धेरै धेरै धन्यवाद नदेखेको भए हुन्थ्यो देखिहाल्यो है अप्ठ्यारो पऱ्यो तपाईँले जीवन धाउनलाई ठिकै छ अब बच्ने गीत घुम्तीमा नआउ है प्रेमदो प्रधानको आवाजमा कसलाई सम्झिन चाहनुहुन्छ सबैको लागि डेडिकेट गर्न चाहनुहुन्छ होइन हस्त रूपाजी यहाँसँग मिठो भलाकुसारी भयो यहाँले मिठो सिर्जना प्रस्तुत गर्नुभयो र अब घुम्तीमा नआउ है प्रेमदोज प्रधानको आवाजमा अबको गीत है त हजुर आदरणीय श्रोताहरू हामी बिहिबारको बसाइमा छौं र हामी हेलो हाम्रो चौतारी कार्यक्रममा रमाइलो गरिरहेका छौं विश्वको विभिन्न कुनाहरूबाट हामीलाई श्रोताहरूले कल गरिरहनु भएको छ र अहिले पनि कोही मित्रहरू लाइनमा आइसक्नु भएको छ मोना सिटौलाजी र भगवती बस्नेतजी यहाँहरू दुवैले मैले संयुक्त स्वागत गरे नमस्ते नमस्कार आरामै हुनुहुन्छ हजुर ठिकै छ अनि यहाँहरूलाई चिज लागिसके कि लागिसके छैन अलिअलि लाग्दैछ अब दुई चार दिनपछि अलि धेरै लाग्छ भने हामीलाई लागिरहेको छ हजुर अनि मोनाजी यहाँ पहिलो पटक हो हाम्रो कार्यक्रममा हजुर होइन सागरजी म यहाँभन्दा पहिला पनि बोलेको छु यहाँलाई धेरै धेरै धन्यवाद अनि हाम्रो कार्यक्रमहरू कतिको सुन्नुहुन्छ म प्रायः सुन्छु टाइम हुँदा काम गर्दा पनि म रेडियो सुन्दै रेडियो लगाएर अनि काम गर्दै गर्ने हो धेरै धेरै धन्यवाद यस हाम्रो कार्यक्रमहरू सुन्नु हुँदो रहेछ हजुरहरूलाई पनि धन्यवाद अनि आज हामीले एउटा प्रश्न राखेको छौँ यो प्रश्नको सही जवाब के हुनसक्छ भनिदिनुहोस् न सही आन्सर यही हो त यसलाई लक गरिदिउँ अनि भगवती जीको हजुर मैले एकचोटि क्वेशन चाहिँ सुन्नु पर्यो मेरो नेटवर्क हजुर नेपालको प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय स्थल पाँच पोखरी कुन जिल्लामा पर्छ सिन्धुली नुवाकोट या सिन्धुपाल्चोक के भन्नुभयो कुन क्षेत्र पाँच पोखरी नेपालको कुन जिल्लामा पर्छ सिन्धुपाल्चोकमै होला सही आन्सर हो यो तपाईँको फाइनल आन्सर हो हजुर यसलाई लक गरिदिउ पाँच पोखरी जानुभएको छ छैन छैन अब जानु होला है त कस्तो रमाइलो ठाउँ छ ठिकै छ यहाँहरूसँग मिठो गला खुसारी भइरहेको छ अब पालो रहेको छ यहाँहरूको सिर्जना सुन्ने मोनाजी यहाँको के छ आजको कोसेली ल ठिकै छ हामी अर्कोचोटि सुन्नेछौँ यहाँहरू आज सुन्नु होला अनि भगवतीजी यहाँले त पक्कै पनि अब गजल लिएर आउनुभएको होला किनभने यहाँको गजल प्रस्तुति साह्रै मनपर्छ हामीलाई ओके प्लिज हामी किनमा सुनाउने सुनाइहाल्नुहोस् न हजुर कस्तो सुन्नुहुन्छ ल भन्नुहोस् अब यहाँले जस्तो सुनाउनुहुन्छ हामी त यहाँहरूको फ्यान हो जस्तो पनि सुन्न तयार छौँ पनि राम्रै हुन्छ झन् अर्को जिन्दगी भयो जिन्दगी त सुख दुःख कहिले वारी कहिले पारी जिन्दगीमा दुःख सुख कहिले वारी कहिले पारी कहिले पुग्ने होला हामी गन्तव्यको हाराहारी कहिले पुग्ने होला हामी गन्तव्यको हाराहारी जिन्दगीको बाजो बारी गर्दैछु म खाना जुत जिन्दगीको बाजो बारी गर्दैछु म खाना जुत भविष्यमा मिल्छ भने शीतलताको इच्छाहारी जिन्दगीमा सुख कहिले वारी कहिले पारी खातै खात कल्पनालाई साकार पार्ने कोसिसैमा खातै खात कल्पनालाई साकार पार्ने कोसिसमै आफ्ना अनि आफन्तका स्वप्न यात्रा छन् हैजारी आफ्ना अनि आफन्तका स्वप्न यात्रा छन् हैजारी कहिले पुग्ने होला हामी गन्तव्यको हाराहारी सङ्घर्षको बाटो रोजी हिचु भन्दा निरन्तर सङ्घर्षको बाटो रोजी हिचु भन्दा निरन्तर मझधारमै रोकिन्छु कि जस्तो लाग्छ आसमारी सङ्घर्षको बाटो रोजी हिचु भन्दा निरन्तर मझधारमै रोकिन्छु कि जस्तो लाग्छ आसमारी कहिले पुग्ने होला हामी गन्तव्यको हाराहारी बर्खी खोला सरियाउने समस्याका जालहरू बर्खी खोला सरियाउने समस्याका जालहरू काट्न सहज हुन्थ्यो होला सँगै हिँडे नर नारी काट्न सहज हुन्थ्यो होला सँगै हिँडे नर नारी जिन्दगीमा सुख दुःख कहिले वारी कहिले पारी कहिले पुग्ने होला हामी गन्तव्यको हाराहारी धन्यवाद साह्रै मिठो गाउनुभयो प्रस्तुति साह्रै मिठो दिनुभयो होइन त मुनाजी एकदम राम्रो ठ्याक्कै मिल्दो जुल्दो छ र हामी हाम्रो गन्तव्यमा दृढ सङ्कल्प लिएर अगाडि बढ्यौँ भने पुग्नेछौँ भन्ने पनि लागिरहेको छ धेरै धेरै धन्यवाद छ यहाँहरूलाई अब हामी एउटा मिठो गीत हाँस्नलाई साथ खोजे दुनिया तारा हो गीत हामी प्रस्तुत गर्दैछौँ ल सम्झिहाल्नुहोस् न त कसलाई सम्झन चाहनुहुन्छ उद्धव भाइ त अहिले म सदबाट हेर्दै हुनुहुन्छ कसले कति मिठो प्रस्तुति दिइरहेको छ भनेर सदमा त हेर्दै हुनुहुन्छ उहाँ नेटवर्कले नटिपेर होला साथमा गएर सुन्नु ओके अनि हाम्रो मोनाजीको स्पेसली कसैलाई छ कि कसैलाई खासै छैन हजुर सागरजी मेरो पनि नमस्कार है नेपाली भावनाजी लुकेर सुनिरहेको थिएँ सबै लुकेर सुन्दै हुनुहुन्छ हाम्रो उहाँ उद्धवजी चाहिँ उहाँ कसले चाहिँ राम्रो प्रस्तुति दिँदैछ भनेर छत बाजा हेर्दै गर्दाखेरि झन्डै नखसेको रे होइन उहाँले पनि रमाइलो गर्दै हुनुहुन्छ धेरै खुसी लाग्यो अनि भावनाजी आरामै हुनुहुन्छ नि अनि हाम्रो कार्यक्रम सुनिरहनु भएको छ अनि के कतिको लागि रहेछ त्यतातिर कामै हो काम बाहिर निस्किन पाइँदैन अब त्यो दिन चाहिँ लाग्छ होला सेप्टेम्बरको उहाँ 21 देखि लाग्छ होला अब त्यो उता अगाडि प्रवाह गर्नु पाइँदैन थियो भगवतीजीले गरिहाल्नु भयो सबैलाई सेप्टेम्बर 21 रे तिजको प्रोग्राममा इजरायलमा हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरू र दाजुभाइहरूलाई तिज मनाउनको लागि सेप्टेम्बर 21 अल के रे 135 त्यो ठाउँ थाहा भएन पछि पछि भन्दै गरौँला भावनाजी 135 त्यो थाहा हुन्छ 135 भनेपछि सबैले थाहा हुन्छ प्राय कार्यक्रम हुने ठाउँ त्यही हो हजुर अब भावनाजी यो आजको प्रश्नको सही जवाब हेर्नुहोस् न कसैले पनि भनेर तपाईँबाट आउँछ कि भनेर आशा गरिरहेको छु अब जिल्ला त मेरो जन्मस्थान नुवाकोट हो अब नुवाकोटलाई भन्दाखेरि रङ होला मैले त त्यति भन्ने सोचेको थिएँ होइन त्यो सिन्धु कालचुकलाई नै भन्नुपर्छ यो प्रश्नको उत्तर चाहिँ त्यही सिन्धुपाल्चोक जिल्लामै पर्छ जस्तो लाग्छ ल मैले यसलाई लक गरिदिएँ सही आन्सर के हुनसक्छ हामी कार्यक्रमको अन्तमा दुधको दुध पानीको पानी गर्ने नै छौँ अब पालो रहेको छ अब सबैको सृजनाहरू त सुनिसक्यौं मोनाजीले आज ल्याउनु भएको रहेछ उहाँ तपाईँहरूसँग साथमा हुनुहुन्छ र अब भावनाजीले के ल्याउनु भएको छ कसैले फुकौ न त मसँग नि खास कसैले केही छैन आज त है हजुर अब त्यति तयारी पनि भएन अब सालतिर अलिक त्यस्तो व्यस्तताले गर्दा सानो एउटा मुक्तक सानो मुक्तक सुनाउँछु है यहाँको मुक्त खाएको छ मुक्तक पनि के सोचे थिए जिन्दगीमा के भयो अहिले के सोचे थिए जिन्दगीमा के भयो अहिले आफ्नो सब्जी माया दिए फुल गरेछु मैले आफ्नो सब्जी माया दिए फुल गरेछु मैले जति सके सहेकै थिए अति भयो दुसो घाउ जति सके सहेकै थिए अति भयो दुसो घाउ अझै कतै दया भए सन्देश रूपी मलम भाउ अझै कतै दया भए सन्देश रूपी मलम भाउ त्यही गएर कस्तो निश्चरी होला है त्यस्तो भावनाको भावनालाई पनि नबुझिने अब यो कार्यक्रम सुन्ने भएको छ उहाँले भने पक्कै पनि त्यो तपाईँको भावनालाई बुझ्नुहुनेछ मलम लगाउनेछ ल ठिकै छ तपाईँको भावनासँग मिल्दो जुल्दो गीत हामीले रोजेका छौँ हाँस्नलाई सास खोजे दुनिया टाढा भयो भने यो गीत अब कसले सुनाउन चाहनुहुन्छ सर्वप्रथम सागरजी अनि यहाँ अहिले हामी इन्भल्भ भएका साथीहरू तपाईँको लागि अनि पिएनएन अनलाइन रेडियो र हाम्रो सुधार रेडियो सुनिरहनु भएका सम्पूर्ण श्रोता साथीहरू अनि लगायत मेरा इजरायलमा रहनु भएका कि स्वरूप पाठक अनि गीता स्वार अनि जी सेहा अनि अस्ट्रेलियामा हुने इन्दिका लगायत सम्पूर्णको लागि तपाईँलाई एक भोट पनि प्राप्त भएको छ तपाईँको मुक्त प्रस्तुति साह्रै राम्रो लागेर उद्धवजीले ठ्याक्कै पारेर एक भोट पठाइदिनु भएको छ ल धेरै खुसी लाग्यो अब हाँस्नलाई सास खोजी यो गीत म प्रस्तुत गर्छु है त हस् त नमस्कार Thank you. खोजे दुनिया टाढा भयो यो मिठो गीत पछि पुनः यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। यो हो कार्यक्रम हेलो हाम्रो चौतारी र हाम्रो संसार अनलाइन रेडियो र पेनएन अनलाइन रेडियोको उत्पादन तथा संयुक्त प्रस्तुति यो हो कार्यक्रम हेलो हाम्रो चौतारी र हामी चौतारीको बसाईमा छौं र प्रत्येक बिहिबार दिनको ठिक 3 बजेबाट हामी प्रत्यक्ष प्रसारणमा हुनेछौं। र कोही मित्रहरू लाइनमा आइसक्नु भएको छ, म उहाँहरूलाई पनि स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्ते राई। नमस्ते अनि हरिजी। नमस्कार। नमस्कार। आरामै हुनुहुन्छ यहाँहरू? एकदमै आरामै हुनुहुन्छ। यहाँहरूको आशीर्वाद, भगवानको कृपा र मायाले गर्दाखेरि चाहिँ अहिलेसम्म कुशल मङ्गलै छु भनौँ न। अनि इजरायलमा चाहिँ मैले सुनेको थिएँ अब यो हप्ता चाहिँ त्यहाँ एउटा केही कार्यक्रम हुँदैछ अरे, कस्तो कार्यक्रमहरू हुँदैछ? कार्यक्रम भन्नाले यो जनजाति सम्बन्धी एउटा प्रोग्राम छ, त्यही होला। ए त्यही होला है, यो 18 विश्व आदिवासी दिवसको अवसरलाई पारेर होला। हजुर हजुर। अनि आज अब आजको प्रश्नतिर लागौँ। आज हामीले प्रश्न राखेको छौँ नेपालको एउटा पर्यटकीय स्थल तथा धार्मिक स्थल पाँच पोखरीको बारेमा छ र पाँच पोखरी कुन जिल्लामा पर्छ? यहाँ अप्सनहरू रहेको छ, सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोक। सही आन्सर के हुन सक्छ? मलाई त एक्ज्याक्ट थाहा भएन, अब सिन्धुलीमा जस्तो लाग्छ मलाई। सिन्धुलीमा, त्यसो भए यसलाई लक गरिदिउँ त। मेरो तर्फबाट ल लक गरिदि। उषा बहिनी, कुन जिल्लामा पर्छ होला? मेरो चाहिँ सिन्धुपाल्चोक। सिन्धुपाल्चोक आफै जन्मेको जिल्ला भएर त्यही भने हो कि क्या? होइन आफू जन्मेको पनि हो, तर थाहा भएर नै हो। पाँच पोखरी पुग्नु भएको छ? छैन। अब यो पाँच पोखरीको जात्राको सिजन हो नि त यो। हजुर, धन्यवाद छ। यहाँहरूले सही आन्सर दिनुभयो अथवा गलत आन्सर दिनुभयो हामी कार्यक्रमको अन्तमा त भन्ने नै छौँ। अबको पालो रहेको त हरिजी, धेरै पछि यहाँ आउनुभएको छ र यहाँलाई पहिलो प्राथमिकता दिन्छु। कति लेडिजलाई मात्रै पास दिनु, किनभने सिन्धु चेली हुन्, उनले धैर्य गर्न सक्छन्, त्यही कारणले तपाईँ आफ्नो कोसेली फुकाउन सक्नुहुन्छ हरिजी। थ्याङ्क यू, धन्यवाद सागरजीलाई अनि हाम्रो संसार मात्र यो चाहिँ एचएस रेडियोलाई अनि पिएनएन रेडियोलाई संयुक्त प्रस्तुति होइन सबैलाई अनि यहाँ सुनिरहनु हुने सम्पूर्ण साथीभाइहरू श्रोताहरू भन्दा चाहिँ अलि नमिल्ने होला साथीभाइहरूलाई चाहिँ म एउटा सानो कोसेली चाहिँ फुटाउन चाहेँ है त। ओके प्लिज। यो आजभोलि संसारमा नेपालीहरू जहाँ पनि डायस्पोरामा हुनुहुन्छ उहाँहरू प्राय गजलमय हुनुहुन्छ, त्यही भएर म एउटा गजलै बस्न लागेँ। ओके प्लिज। बगैँचाको सुन्दर फुल सुकायौ त्यो मन्दिरमा भक्तैचाको सुन्दर फुल सुकायौ त्यो मन्दिरमा जिन्दगीको अस्तित्व नै लुकायौ त्यो मन्दिरमा जिन्दगीको अस्तित्व नै लुकायौ त्यो मन्दिरमा गल्ती हुन्छ त मान्छेबाट माथि किन माग्छौ त्यहाँ गल्ती हुन्छ मान्छेबाट माथि किन माग्छौ त्यहाँ मन्दिरको लाक्षी बना चुकायौ त्यो मन्दिरमा मन्दिरको लाक्षी बना चुकायौ त्यो मन्दिरमा जिन्दगीको अस्तित्व नै चुकायौ त्यो मन्दिरमा कर्म गर्ने हातहरू दुष्कर्ममा लगाएर कर्म गर्ने हातहरू दुष्कर्ममा लगाएर पलाक्नुको लाक्षीपना अल्छीपना पलाक्नुको अल्छीपना फुकायौ त्यो मन्दिरमा पलाक्नुको अल्छीपना फुकायौ त्यो मन्दिरमा जिन्दगीको अस्तित्व नै फुकायौ त्यो मन्दिरमा संसार नै हटाएर संसार नै हटाएर गर्व गर्ने सिर तिम्रो संसार नै हटाएर गर्व गर्ने सिर तिम्रो एकै पलको स्वार्थभित्र चुकायौ त्यो मन्दिरमा एकै पलको स्वार्थभित्र चुकायौ त्यो मन्दिरमा जिन्दगीको अस्तित्व नै चुकायौ त्यो मन्दिरमा आफ्नै शक्ति छिर बनाई आफ्नै शक्ति छिर बनाई मान सम्मान गिराएर आफ्नै शक्ति छिर बनाई मान सम्मान गिराएर योदे त्योदे हरि भन्दै चुकायौ त्यो मन्दिरमा योदे त्योदे हरि भन्दै चुकायौ त्यो मन्दिरमा जिन्दगीको अस्तित्व नै चुकायौ त्यो मन्दिरमा हस्त धन्यवाद धन्यवाद हरिजी साह्रै मिठो सृजना यहाँले प्रस्तुत गर्नुभयो हरिजी यहाँ सृजनशील एकजना व्यक्ति पनि हुनुहुन्छ र साहित्य क्षेत्रमा पनि लागिरहनु भएको छ यहाँसँग एउटा प्रश्न राख्न चाहन्छु अहिले चाहिँ नेपालीहरू विशेष गरी नेपाली युवाहरूमा गजलको चाहिँ एउटा भार आएको छ सबजना चाहिँ गजल प्रेमीहरू भएको पाइएको छ के होला यहाँले कसरी हेर्नुभएको छ यो कस्तो छ भने एउटा मिनिमम चार लाइनको सेयरबाट सेयर भनेको त अब लगभग सबैलाई थाहा हो जसले गजल उत्पादन गर्न लाग्नु भएको छ भने उहाँलाई पक्कै थाहा होला यो चारवटा मिनिमम सेयर चारवटा मिनिमम सेयरबाट एउटा एउटा गौण रूपमा एउटा एकदमै विशिष्ट खालको एउटा भाव निकालेर आफ्ना मनका भावनाहरू पोख्नको लागि एकदमै सरल माध्यम भनौँ र यसको धेरैजना चाहिँ गजलको जुन एउटा यो गायकी पनि भयो एउटा चाहिँ गीय पक्ष पनि भएको कारणले त्यसलाई चाहिँ एउटा गीतको रूपमा पनि प्रयोग गर्न सकिने भएको यो गीतै त होइन तर गीत जस्तै भएको कारणले पनि यसलाई चाहिँ अलिकति मान्छेहरूले चाहिँ बढी प्राथमिकता दिएको जस्तो लाग्छ र यसबाट चाहिँ कस्तो छ भने अहिले 2000 नेपालको भनौँ न विक्रमसम्मत 1958 दशकदेखि यता चाहिँ अलिकति जुन गजलमा लाग्नुभयो उहाँले चाहिँ अलिकति बढी एक्सर्साइज गरिदिनु भयो र गजललाई चाहिँ बाहिर ल्याइदिनु भयो गजल चाहिँ यो जब प्रकाशनमा आयो गजलका कृतिहरू गीतहरू नभएको त होइन पहिला पनि तर पहिलाको भन्दा पछिल्लो आवरमा चाहिँ बढी चाहिँ नेपालमा बढी चाहिँ उत्पादन हुन थाल्यो त्यस पछाडि हरेक मान्छेको मस्तिष्कमा गजल के हो भन्ने एउटा चाहिँ सोच चाहिँ गुन्जयमान भयो त्यस पछाडि गजलको बारेमा भेदभाव जाने नजान्ने मान्छेहरूले पनि गजल के रहेछ त यति सानो यति थोरै शब्दहरूमा यति धेरै मिठास हुन्छ यति धेरै भावहरू लुकेको हुन्छ यति धेरै बिम्बहरू हुन्छ अब यसलाई चाहिँ के रहेछ त भनेर मान्छे त्योतिर आकर्षित भएर त्यसलाई चाहिँ थोरै थोरै कुराहरू चाहिँ बुझ्न चाहिँ हेलो हजुर थोरै कुराहरू चाहिँ बुझेर पनि यसमा धेरै भाषिकताहरू त्यहीँभित्र हाल्न सकिन्छ चारवटा सेयरभित्र संसार हटाउन सकिन्छ त्यसले गर्दा चाहिँ यो मान्छेहरू जहाँ हामी विदेशमा बसेका छौँ त्यो विदेशमा बस्दाखेरिका आफ्ना भावनाहरू पोख्न सजिलो हुन्छ अब कथा कविता भनेको त धेरै गाह्रो पनि छ त्यो कथा भनेको धेरै लामो लेख्नुपर्छ भने यो चाहिँ थोरै उमा शब्दहरूलाई मिलाएर राख्न सकियो भने चाहिँ यो गजल चाहिँ निर्मार्ग हुन्छ त्यसैले कारणले पनि होला र गजल भनेको एउटा प्रेम प्रतीक पनि हो हजुर धेरै धेरै धन्यवाद यहाँले गजल सम्बन्धी यो अहिलेको युवाहरू गजलमा किन यसरी चाहिँ पार्टिसिपेट भइरहेको छ भन्ने विषयमा थोरै जानकारी दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। र अब पालो रहेको छ उषा बहिनीको आफ्नो कोसेली फुकाउने। उषा बहिनी के लिएर आउनुभएको छ आज? ल ठिकै छ, यहाँको सुमधुर आवाजमा गीत पनि सुनिहालौँ न त। भेरी गुड। ओके सकिसकेको हाम्रो उद्धवजी खुट्टा मर्कै मर्कै नाच्दै हुनुहुन्थ्यो। यस्तो खुट्टा उखारी उखारी नाच्दै हुनुहुन्थ्यो, साह्रै मिठो गीत प्रस्तुत गर्नुभएको थियो। लठिकीका यहाँहरूको मिठो गीत प्रस्तुत भयो, हाम्रो हरिजीले मिठो गजल प्रस्तुत गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। र हाम्रो उद्धवजीलाई पनि धेरै धेरै धन्यवाद, मिठो रमाइलोसँग नाचिदिनु भयो। के गर्नु, यो दुनियाँ अझै यो लाइभ हेरेरै गर्नु पाउने भए के मजा आउँथ्यो होला, हाम्रो उद्धवजीको डान्स पनि हेर्न पाउँथ्यौँ, तर हाम्रो श्रोताहरूले हेर्न पाउनु भएन, जस महसुस गर्नुभयो। अब कुन गीत सुन्न चाहनुहुन्छ यहाँहरू? अवश्य नै, अवश्य नै, किन नपाउने? हजुर, मेरो यहाँको यात्रा, हजुर सबैको लागि। अनि हाम्रो हरिजी, मैले चाहिँ छुट्टै गीत भनिरहँदाखेरि फेरि समस्या आइपर्ने होला। हजुर, उषा बहिनीकै गीतलाई चाहिँ सुन्न चाहन्छु, र अब यसमा देश विदेशमा रहनुहुने सम्पूर्ण मेरा आफ्ना दाजुभाइ दिदीबहिनीहरू साथीहरू यहाँहरू हुनुहुन्छ सबैजनालाई नै भनौँ न, स्पेसल यो त्यो भन्नुभन्दा सबैजना जो हरिमाना सुन्दर भनेर चिन्नु भएको छ उहाँ सबैलाई चाहिँ यो गर्न चाहनुहुन्छ होइन? ल ठिकै छ, अब त्यो गीत हामी बजाउने नै छौँ, यहाँहरूले सम्झिनु भएको गीत। यति भन्दै यहाँहरूबाट म बिदा हुन चाहन्छु। र कोही मित्र फेरि लाइनमा आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। नमस्ते, नमस्ते, नमस्कार हजुर नमस्कार नमस्कार हजुर नमस्कार इन्द्रमणि जी हजुर म यहाँ तयार छु हजुरको प्रतीक्षामा बसिरहेको ए प्रतीक्षामै हुनुहुन्छ ल धेरै खुसी लाग्यो अनि खानपिन भइसक्यो यहाँको हजुर खानपिन भयो भने चाहिँ अब त्यतिकै बसिरहेको त्यतिकै बसिरहनु भएको थियो हाम्रो कार्यक्रम पनि सुन्दै हुनुहुन्थ्यो कार्यक्रम पनि सुन्दै प्लस अनि यसो तपाईँले गर्नुभएको कुराकानीहरू साथीहरूसँग साथीहरू सुन्नुभएको रचनाहरू सुन्दै मजा लिइरहेको थियो हजुर धेरै धेरै धन्यवाद त्यहाँ अन्य साथीहरू नि हुनुहुन्छ कि के हो धेरै हजुर हामी साथीहरू ल सबैलाई संयुक्त नमस्कार सुनाइदिनुहोस् है हाम्रो धेरै धेरै धन्यवाद उहाँहरूको नाम मात्रै परिचय पाउन त काकाबाट हुनुहुन्छ हजुर हजुर ल ठिक छ झापाली सिन्धाली र हेमदाली हजुर सबैलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रम सुनिरहनु भएको रहेछ धेरै खुसी लाग्यो अनि इन्द्रमणिजी आज हामीले एउटा प्रश्न राखेको छौँ प्रश्न सुनिसक्नु भएको छ यसको उत्तर के हुन सक्छ भन्नुहोस् न हजुर नेपालको प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय स्थल पाँच पोखरी कुन जिल्लामा पर्छ सिन्धुली नुवाकोट र सिन्धुपाल्चोक खै त्यो त मलाई थाहा भएन कार्यक्रमको अन्तमा हामी अब के हुन्छ त्यो पत्ता लगाउनेछौँ अहिलेलाई यो तपाईँको फाइनल आन्सर हो हजुर धेरै खुसी लाग्यो अब पालो रहेको छ यहाँले आज के कोसेली लिएर आउनुभएको छ त्यो कोसेली सुन्ने मैले अब एउटा कोसेली त सुनाउनु पर्ने हजुर के गर्नु होला अब एउटा म खोल्दैछु यसो कता गर्दा अहिले भर्खर खोलेको मैले लिङ्क पनि त्यो भएर अनि मैले कोसेली दोबारा सोधेको कारण पनि त्यो हो हजुर प्लस प्लस अब एउटा भन्नु पर्ला गजल भन्नु पर्ला ओके ल प्लिज गो अहेड अनि त्यतातिर तिज लागेछ कि छैन तिज यहाँ कान्तिपुर टेलिभिजन हेरिरहेको छु त्यसमा हेर्दाखेरि तिज लागेको छ क्या भनेर भर्खर कुरो पनि भएको ल ठिकै छ अब हाम्रो उसमा पनि अब अर्को हप्ताबाट लगभग तिजको सुरु हुन्छ हामी भरौँबाट तिजका गीतहरूलाई पनि बजाउनेछौँ रमाइलो गर्नेछौँ ओके अनि यहाँले भेटाउनु भयो त आफ्नो गजल ओके प्लिज गो अहेड तिमीलाई दिए माया जति खाली भए म तिमीलाई दिए माया जति खाली भए म पूजा तिमीले कसको गर्यौ खाली भए म अङ्गालोमा फेरिएर तिम्रै हुन्छु भन्थ्यौ अङ्गालोमा फेरिएर तिम्रै हुन्छु भन्थ्यौ धोका तिमीले नै दियौ जाली भए म पूजा तिमीले कसको गर्यौ खाली भए नसा चढ्यो जवानीको तिमीलाई धेरै नसा चढ्यो जवानीको तिमीलाई धेरै घर खरिँदै हिँड्ने मतवाली भए म दोकान तिमीले नै दियो जानी भए म हात मेरो समाएर माया अन्तै गर्यौ हात मेरो समाएर माया अन्तै गर्यौ माथि गयो देख्ने जाली भए म घर खरिँदै हिँड्ने मतवाली भए म दुनियाँलाई नाटक बनाई नाटक मात्र गर्यौ बजा लाग्दा बजाउने ताली भए म तिमीलाई दिने माया नदी खाली भए म पूजा तिमी कस्तो गर्यौ खाली भए म यति नै हो धेरै धेरै धन्यवाद इन्द्रमणिजी यहाँले मिठो स्वरमा मिठो लयमा गजल प्रस्तुत गर्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद र अब बज्ने गीत तिम्रो त्यो हँसा के हँसिलो मुहार हाम्रो यहाँभन्दा अगाडिको श्रोताहरूले छान्नु भएको थियो यो गीत तपाईँको कसलाई सुन्न आउन चाहनुहुन्छ यो गीत मलाई यो अनलाइन रेडियोमा कन्ट्याक्ट गराउनु हुने मित्र विमल गिरीज्यूलाई हजुर मलाई चिन्नुहुने तथा नचिन्नुहुने तथा यो रेडियोको सुनेपछि भएको सम्पूर्ण जाति भाइ दाजुभाइ दिदीबहिनी सबैलाई सुनाउनु हुनुहुन्छ होइन ल हस् इन्द्रमणिजी म यहाँबाट बिदा हुन चाहन्छु नमस्ते नमस्ते हेलो हजुर नमस्कार हजुर नमस्ते हजुर तपाईँ त रेडियो खोलेर नाचिरहनु भएको थियो के हो बन्द गर्दै हुनुहुन्थ्यो, ठिक छ, अहिले राम्रो भयो, बन्द भएको छ। हाम्रो श्रोताहरूले नि एसएमएस गरेर दुईटा रेडियो पो बज्यो भन्दै हुनुहुन्थ्यो, त्यो सब एउटै मात्र बज्दैछ। एनिवे, यहाँसँग भलाकुसारी गर्दैछौँ अब हामी, अनि के छ नयाँ नौलो हालखबर? सबै हुनुपर्ने होइन, जे भइरहेको छ राम्रै भइरहेको छ। हजुर, अनि सुनिता बहिनीलाई प्रश्न त के सोधिराखौँ, उत्तर के हुनु सक्छ त्यही मात्र सोधौँ होला। हजुर, उत्तर त अब आफ्नै जिल्ला सिन्धुपाल्चोकै हो, यसलाई लक गरिदिउँ त। ठिकै छ, मैले यसलाई लक गरिदिएँ, यसको सही आन्सर के हुन सक्छ हामी कार्यक्रमको अन्तमा भन्ने नै छौँ। र अब पालो रहेको छ यहाँको गीत सुन्ने, मलाई जहाँसम्म लाग्छ गीतै लिएर आउनुभएको छ आज। ओके, प्लिज। धेरै धन्यवाद सुनिता बहिनी, यहाँले मिठो गीत प्रस्तुत गर्नुभयो, धेरै धेरै धन्यवाद। अब हामीलाई उषा लामाजी, हरि मानन्देवजी र अर्को मित्रले स्वागत गर्नुभएको एउटा गीत छ, तिम्रो त्यो हँसिलो मुखार, त्यो गीत बज्दैछ। अब यो गीत कसलाई सम्झाउन चाहनुहुन्छ? हजुर, अब यो बज्ने गीत अहिले अनलाइन धेरै धेरै धन्यवाद छ सुनिता बहिनी, यहाँले ज जसलाई सम्झिनुभयो उहाँहरूको लागि हामी यो गीत प्रस्तुत गर्ने नै छौँ। यहाँले समय दिनुभयो, मिठो मिठो गीत प्रस्तुत गर्नुभयो, धन्यवाद सहित म यहाँबाट बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो सुनिता पाखरिनजी, र उहाँसँगको मिठो बला खुसारेपछि फेरि कोही पनि मित्र लाइनमा आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। नमस्ते, हेलो, सन्देश श्रेष्ठ नेपालको राजविराजबाट, कतिको गर्मी छ त्यहाँ? पानी नपरेर गर्मी बढिरहेको छ। अनि क्याप्टेन साहब, अनि के छ आर्मीको जागिर कस्तो हुँदैछ? कतिको गाह्रो सजिलो के छ? रमाइली छ है? कति छ बटालियनहरू? उहाँको आवाज हामीले सुन्न सकिरहेको छैनौ। उहाँ हुनुहुन्थ्यो सन्देश श्रेष्ठ, नेपालको राजविराजमा छ, उहाँ क्याप्टेन पनि हुनुहुन्छ। उहाँसँग कला कुसारी गर्ने कोसिस गरिरहेको थियो तर कोसिस सफल हुन सकेन। अब पालो रहेको छ तिम्रो त्यो हँसिलो मुहार, यो गीत हामी सम्पूर्ण श्रोताहरूको लागि बजाउन चाहन्छौ। त्यो हँसिलो मुहारको झल्को जादु आउँदा, त्यो हँसिलो मुहारको झल्को जादु आउँदा, बिछोटा कुरा कल्पिन थाल्छन्, बिछोटा कुरा कल्पिन थाल्छन्। तिम्रो तस्बिरले चित्त बुझाउँदा, तिम्रो तस्बिरले चित्त बुझाउँदा, भोग्नु नै पर्छ विश्वास गर्नाले, सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले, पराया नाई आफन त छाने मुटु मरा छाने, पराया नाई आफन त छाने मुटु मरा छाने, मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा, मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा, आँसुका धारा बहन थाल्छन्। हजुर आदरणीय श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ हेलो हाम्रो चौतारी कार्यक्रम, र यो कार्यक्रम प्रत्येक बिहिबार 3 बजेबाट प्रत्यक्ष प्रसारण हुने गर्दछ, र म तपाईँहरूकै प्रिय मित्र सागर श्रेष्ठ यो कार्यक्रम सञ्चालन गरिरहेको छु, भने मलाई प्राविधिकमा सहयोग गर्दै हुनुहुन्छ उद्धव तामाङजीले। र अहिले पनि कोही लाइनमा आइसक्नु भएको छ, म उहाँहरूलाई स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्कार। नमस्कार नमस्कार ललिता जी, के छ हाल खबर? ठिक छ होइन? अनि मायाजीको नि अलि ठुलो स्वरले बोल्नु पर्यो, यहाँहरूको आवाज मैले त अलि सुनिएको छैन भने श्रोताहरूले कसरी सुन्छ। ल ठिकै छ। अनि अरू के छ नयाँ नौलो हाल खबर? हजुर, फिज कतिको लागेको छ यहाँहरूलाई? फिज लागेको छ कि छैन? हजुर, यहाँहरू सिन्धुपाल्चोकबाटै हुनुहुन्छ, त्यसैले सन्देश श्रेष्ठले राजविराजबाट सम्पूर्ण सिन्धुवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै सम्झना भनेर सम्झनाको कोसेलीहरू पठाउनु भएको छ है। यहाँहरूको तर्फबाट पनि मैले रेडियोकै मार्फत उहाँसम्म पुर्याएँ। अनि आजको प्रश्न हाम्रो रहेको छ, प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय स्थल पाँच पोखरी नेपालको कुन जिल्लामा पर्छ? सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोक, सही आन्सर के हुन सक्छ? पाँच पोखरी नेपालको कुन जिल्लामा पर्दछ? नुवाकोट हो। आज त मेन भेडा खाएको छैन नि होइन? नुवाकोट। अनि माया बहिनीको? माया बहिनीको सिन्धुपाल्चोक, ललिता बहिनीको नुवाकोट, यस्तो सही आन्सर के हुन सक्छ? हामी कार्यक्रम प्रान्तमा दुधको दुध पानीको पानी गर्ने नै छौ। र अबको पालो रहेको छ यहाँहरूको सृजना सुन्ने, के छ के कोसेल लिएर आउनु भएको छ? चौतारीमा पुगिहालौँ न त। हजुर, ओके प्लिज गयो मिठो जीवन जिउँछु भन्दा आँसु दिएर बाँच्नु पर्दो रहेछ। नगर्नु विश्वास कसैको यो स्वार्थी दुनियाँमा, मुटु जलाएर बाँच्नु गाह्रो हुँदो रहेछ। ललिता प्यारी कि काली कि प्यारी रे? काली ललिता कि प्यारी ललिता रे? ए घायल, मुट्टु नै घायल बनायो नि त। गोरी गोरी छ। अनि माया बहिनीको नि केही छ कि? ठिकै छ, यहाँहरूसँग मिठो भलाकुसारी भयो। अब कुन गीत सुन्न चाहनुहुन्छ यहाँहरू? झुमझुम जानी हो त? अहिले यस्तो गर्मी भइरहेको छ होइन, गर्मी भइरहेको छ, त्यो झुमझुमको शीतल हावा खानु मन लागेको छ होइन? ओहो, स्याउ पनि खानु मन लागेको छ। ल, मुखबाट उसै आयो, अब नभनौ कि। हजुर, ल केही छैन, म रेडियोको यो रेडियोबाट पनि म जोमसम पुर्याउँछु यहाँहरूलाई, एकछिन भने पनि शीतलता प्रदान गर्नुहोला। अब जोमसमको बजारबाट यहाँसँग गीत गाउनेछु है त। हजुर, लु यो मैले पठाएको लिङ्कमा सुन्नुहोला, यो लिङ्कमा क्लिक गर्नुहोला, हाम्रो संसार अनलाइन रेडियोको लिङ्क हो, यहाँबाट सुन्न सक्नुहुनेछ भन्दै यहाँहरूबाट म बिदा हुन चाहन्छु। हस्त, नमस्ते। Bye, Neymar. सधैँ छ यो त्यो सानो खोला त्यही हो त्यो गाना भन्छ हजुर माया बहिनीको यो सुरिलो स्वरमा यो गीतपछि पुनः म कार्यक्रममा स्वागत गर्न चाहन्छु अर्को मित्रलाई सबैजी यहाँलाई स्वागत छ कार्यक्रममा हजुर नमस्ते नमस्ते आरामै हुनुहुन्छ हजुर ठिकै छ अनि आफ्नो के छ सागरजी ठिकै छ अनि तपाईँको अरू नयाँ नौलो के छ सुनाउनु नयाँ नौलो यस्तै हो अब रमादान लागेपछि रमादान पनि एउटा नयाँ हो होइन त हजुर कहिलेबाट छ बिदा अब होइन बिदा भन्दा पनि अहिले छ घन्टा मात्रै ड्युटी छ हाम्रो होइन हजुर अनि छ घन्टा ड्युटी छ अब एकछिन पछाडि अब यो तपाईँसँग बोलिसक्ने बित्तिकै मैले ड्युटी जानुपर्ने हुन्छ ए ल धेरै खुसी लाग्यो र ड्युटीकै मुखमा तपाईँको कल पनि लाग्यो धेरै खुसी लाग्यो त्यसै भए ढिलो नगरिकन आजको प्रश्न राख्न समस्या पनि छ भने अर्को हप्ताबाट फेरि यो रेडियोमा म आउन पाउँदिनँ बिहानै जानुपर्छ है ड्युटी ए होइन केही छैन त्यस्तो भयो भने तपाईँले जुनसुकै टाइममा तपाईँको सुइटेबल टाइममा तपाईँको आफ्नो सृजनाहरू रेकर्ड गराउन सक्नुहुन्छ हामी यो कार्यक्रममा बजाइदिनेछौँ हजुर तपाईँको कृषकको समयमा रेकर्ड गराउन सक्नुहुनेछ 24 आवर्स तपाईँहरूको लागि खुल्ला छ ल त छविजी आजको प्रश्नको सही जवाब के हुन सक्छ होला त्यो मैले तपाईँको त्यो लेखेर नि बनाएको सिन्धु प्लान छ होइन अब कुन हो त्यो पाँच पोखरी नेपालको कुन जिल्लामा पर्छ सिन्धु प्लान छ भन्दा मैले त्यहाँ लेख्दै भने त्यही भन्छु मैले भन्नु भने त्यही भन्छु ल धन्यवाद छ तपाईँको यो सही आन्सर के हुन सक्छ हामी कार्यक्रमको अन्तमा भन्ने नै छौँ अहिलेलाई सिन्धुपाल्चोकलाई मैले लग गरिदिएँ है त अनि आज के कोसेली लिएर आउनुभएको छ त चौतारीको बसाईमा पुकाउनुको लागि आज भन्दा त्यही हो मैले भन्ने भनेको अलिकति हँसाउने नै भन्छु थोरै होइन खासै कला त मात्र हुँदैन होइन त्यही त हँसाउने पनि एउटा कला हो नि तपाईँको यहाँ कतिपय व्यक्तिहरू रोएर जिन्दगी बिताइरहेको छ केही समय भने पनि हाँस्न पाउँछ भने किन नहाँस्नु हँसाउनु प्लिज हजुर ल त होइन मैले एउटा मान्छे अब पुष माघको महिनामा अब तपाईँको चाहिँ एउटा होटलमा गएको छ अरे कि हजुर एउटा होटलमा गएर त्यहाँ अब त्यहाँको उसलाई सोध्यो यहाँ तातो तातो के छ भनेर सोध्यो अरे हजुर अनि तातो तातो चिया भनेर होटलवालाले चाहिँ भन्यो अनि अझ त्योभन्दा तातो के छ भनेर सोध्यो अरे हजुर अनि समस्या छ भनेछ अनि अझै त्योभन्दा तातो चाहिँ के छ भनेछ आगो छ भन्यो अरे कि अनि ल्याउनुहोस् एक प्लेट भन्यो अरे अब त्यो होटल जाने मान्छेले कस्टमर अनि ल्याउनुहोस् एक प्लेट भन्यो अरे अनि ल्याइदिएछ अरे अनि ल्याए पछाडि के गर्छ भनेर सबै मान्छे अचम्म भयो नि अचम्म त अचम्मै भयो नि होइन अनि उसको पालो चाहिँ त्यो कस्टमरले चाहिँ के गरेछ अरे भने कोटल खल्तीबाट एउटा सिगरेट निकालेर सल्काएछ अरे कि सल्काएर खाएछ अरे नि त्यही हो सर धेरै धेरै धन्यवाद छ भनेपछि उसले सिग्रेट सल्काउनुको लागि त्यो तातो खोजेको रहेछ भन्ने कुरो तातो खोजेको रहेछ अब सबैभन्दा तातो चाहिँ के छ भनेर सोद्धाखेरि अब गर्दा गर्दै आगो रसले ल्याउनुहोस् भने अब मान्छे त आगो कसरी खान्छ भने सबैले हेराएर धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद छ सबैजी यहाँले हँसाउनु भयो अब जमसङको बजारमा तपाईँलाई लिएर जाँदैछौँ र जमसङको बजारको गीत सुनाउँदैछौँ यो गीत कसले सुनाउन चाहनुहुन्छ अहिले जो जो अनलाइनमा हुनुहुन्छ होइन अहिले जो जो यो रेडियो सुनिराख्नु भएको छ सबैलाई विशेष गरी होइन अब नेपालमा हुने अब नेपाल मेरो झापामा घर यदि झापाबाट पनि कसैले सुनिराख्नु भएको छ नेपालबाट आफ्नो आफन्तले सुन्नु भएको छ भने सबैलाई यो गीत चाहिँ अब सुनाउन चाहन्छु भनौँ न धेरै धेरै धन्यवाद छ सबैजी अब यहाँको ड्युटी रमाइलो होस् यहाँलाई धेरै धेरै धन्यवाद दिँदै हामी बिदा हुन चाहन्छौँ नमस्ते हेलो नेताजी नमस्ते यहाँ पहिलो पटक हाम्रो कार्यक्रममा आउनु भएको छ पहिलो पटक हाम्रो कार्यक्रममा आउनु भएको छ यहाँलाई मैले ताली बजाएर हेर्दैदेखि नै स्वागत गरेँ कहाँबाट बोल्दै हुनुहुन्छ निशा जी? हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर, म इजरायल है। इजरायलबाट? अनि नेपालको घर? गोर्खा। गोर्खा कहाँनिर होला? घ्याम्पे। घ्याम्पे घ्याम्पे सर मैले सुनेको छु। यहाँ के थर पर्नु हो? बगाले भट्ट। हजुर हजुर, यस घ्याम्पे सालतिर चाहिँ हाम्रो नातेदारहरू पनि छन्। मेरो चाहिँ गोर्खा ससुराली पर्यो होइन, मेरो बोर्लाङ होइन होइन, श्रेष्ठहरू हजुर। धेरै खुसी लाग्यो नि यहाँसँग। अनि हाम्रो कार्यक्रमहरू कतिको सुन्नुहुन्छ? हजुर, यो त मेरो पहिलोचोटि, मैले त पहिलोचोटि नै सुनेको पनि भेटाएको पनि भेटेको पनि सबै पहिलोचोटि। हजुर, यहाँ पहिलोचोटि सुनेको भेटेको सबै पहिलोचोटि हुनुहुन्छ, धेरै खुसी लाग्यो। अनि साथीहरूसँग पनि सेयर गर्नुहोला र सुन्नुहोला। अनि यहाँलाई कसरी थाहा पाउनु भयो त यहाँले हाम्रो यो कार्यक्रम? हजुर, उहाँ शिषलाई धेरै धेरै धन्यवाद। हामी दुवैजनाको तर्फबाट धेरै खुसी लाग्यो। अनि हामीले प्रत्येक हप्ता चाहिँ एकवटा प्रश्न सोध्ने गरेको छौँ, आज हामीले एउटा प्रश्न राखेको छौँ। प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय स्थल पाँच पोखरी नेपालको कुन जिल्लामा पर्छ? यसको अप्सन रहेको छ, पाँच पोखरी नेपालको कुन जिल्लामा पर्छ? हजुर, यसको अप्सनहरू रहेको छ, सिन्धुली, नुवाकोट या सिन्धुपाल्चोक? नुवाकोटमा होला। त्यो त होला भन्नु पाइँदैन, यहाँ अप्सन हामीले दिइरहेका छौँ र एउटा यही हो भन्नुपर्छ। ल, यसलाई मैले लक गरिदिएँ। यसको सही आन्सर के हुन सक्छ हामी कार्यक्रमको अन्तमा भन्ने नै छौँ। अहिले त अब भन्यो भने त त्यो आउट भइहाल्यो नि। हाजिर जवाफ प्रतियोगिता होइन, हामी प्रत्येक हप्ता चाहिँ एउटा प्रश्न सोध्छौँ, सही जवाफ मिलाउने श्रोतालाई हामी कार्यक्रमको अन्तमा सम्मान पनि गर्नेछौँ। यो बार चाहिँ हाम्रो प्रत्येक बिहिबार नेपालको समय अनुसार दिनको ठिक 3 बजेबाट, त्यहाँको समय अनुसार 12:15 यो कार्यक्रम सुरु हुँदछ। हजुर, यो चाहिँ हाम्रो संसार, हजुर हाम्रो संसार अनलाइन रेडियो र पिएनएन अनलाइन रेडियोको उत्पादन तथा संयुक्त प्रस्तुति हो। तपाईँले हाम्रो संसार अनलाइन रेडियो जुन लिङ्क अहिले तपाईँले सुनिरहनु भएको छ त्यहाँ र पिएनएन अनलाइन रेडियोबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। अहिले प्रत्यक्ष प्रसारण भइरहेको छ र यो कार्यक्रमलाई हामीले रेकर्डेड पनि बजाउनेछौँ। त्यो रेकर्डेड तपाईँको समय अनुसार जुनसुकै टाइममा तपाईँले सुन्न सक्नुहुनेछ। हामी भरे 10 बजेसम्ममा राख्नेछौँ। र यो रेडियो रेडियो पिएनएनमा चाहिँ सहभागी हुने मौका पाएकोमा एकदमै धेरै खुसी लाग्यो है। हजुर, अनि हजुरहरूको यो कार्यक्रमको लागि त भरपर सुनिरहेको देखि मेरो फुल प्रचारमा अनुसार होइन। धेरै धेरै धन्यवाद। अनि आज के कोसेली लिएर आउनु भएको छ? अनि यसो खोले सम्झिन अब भनौँ न, त्यसको केही सन्देशहरू दिन पाइँदैन? समय सन्देशहरू किन दिन पाउनु? तपाईँहरूकै सन्देश कार्यक्रम हो, सन्देश दिन सक्नुहुन्छ, शुभकामना दिन सक्नुहुन्छ, सृजना वाचन गर्न सक्नुहुन्छ। भाइ बहिनी धेरै धेरै धन्यवाद छ नीताजी, यहाँले समय दिनुभयो। हजुर अवश्य पनि प्लिज तपाईँको सिर्जना के छ पुर्याउन सक्नुहुन्छ। हजुर तपाईँको यो लेख हो, हजुर धेरै लामो छ कि छोटो छ? हामीसँग धेरै लामो समय छैन, त्यस कारणले गर्दाखेरि प्लिज गो अहेड। जीवन गगनमा हुँदो रहेछ, एक लखत पानीले बगाइदिने, एक ढुक्का बतास ल्याउँदिने, विश्वास धरापमा हुँदो रहेछ, परिचय लुकाएको सहयोगीहरूले जति बेला पनि दुर्घटनामा पार्न सक्ने, प्रेम कर्तालाको पासमा जोखिममा मोलेर धल्फल धल्फल गरिरहँदो रहेछ, बाख्राको मुहारले उमन्त भयो, मलहरूलाई गुलगुल मात्राले पनि जमिनमा खसाएको थाहा नहुँदो रहेछ, दिनारीहरू सबै भ्रम रहेछन्, पर्दाखेरि धल्फल धल्फल उत्रिन मात्र चिन्न सकिरहेका छन्, साथीहरू प्रवाह स्मरणका सन्ध्याहरू जस्ता हुँदो रहेछन्, सङ्कटको बेलामा मात्र भगवान्ले सफलता हस्ताक्षर नगरीकन प्रमाणपत्र जस्तो मात्र हुँदो रहेछ, ओडानी झरेको यात्रामा मात्र अनुभूति गर्न सकिने सम्बन्धित सहज देखावटी हुने रहेछन्, राम राम पवित्र भजन आर्पेर बहुलाएको धनादमा खुलाहरू चाहिँ घटित जिल्ला रहेछन्। हजुर मेरो चाहिँ यो सानो लेख हजुरले भन्न दिनुभएको छ, हजुरलाई धेरै धेरै धन्यवाद। फेरि पनि अब टाइम र समय मिल्यो अनुसारहरूसँग फेरि कुनै दिन आउनेछु है। धेरै धेरै धन्यवाद छ नीताजी, यहाँले मिठो सिर्जना सुनाउनु भयो। अब बत्री गीत दुम्सोमै बजारमा भन्ने गीत हामी नेपथ्य ब्यान्डको बजाउँदैछौँ, यो गीत कसले सुनाउन चाहनुहुन्छ? हस्त नमस्कार सहित म बिदा हुन्छु यहाँबाट। हेलो नमस्ते। नमस्ते हजुर। रियाजी हजुर हाम्रो कार्यक्रममा यहाँ पहिलो पटक आउनु भएको हो, यहाँलाई स्वागत छ कार्यक्रममा। यहाँ कहाँबाट बोल्दै हुनुहुन्छ? इजरायलबाट। हाम्रो कार्यक्रमहरू कतिको सुन्नुहुन्छ? हजुर धेरै धेरै धन्यवाद रियाजी। अनि यहाँ नेपालको घर यहाँको सुनसरी जिल्ला, धेरै खुसी लाग्यो। अनि रियाजी हामीले प्रत्येक हप्ता एक एउटा प्रश्न सोध्ने गरेको छौँ र आजको प्रश्न छ, पाँच पोखरी नेपालको कुन जिल्लामा पर्दछ? यसको अप्सनहरू रहेको छ सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोक। सही आन्सर के हुन सक्छ? सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोक। सिन्धुलीमा पर्यो र ठिकै छ, यसको सही उत्तर के हुन्छ हामी कार्यक्रमको अन्तमा भन्ने नै छौँ। अहिले अर्को मित्र पनि हुनुहुन्छ दोर्जेजी। दोर्जेजी तपाईँको आन्सर चाहिँ के हो? हजुर सर नमस्कार। हजुर म पनि सिन्धुपाल्चोक भन्नुहुन्छ। ल ठिकै छ, मैले तपाईँको सिन्धुपाल्चोक, हाम्रो रियाजीको सिन्धुली मैले लग गरेँ। कार्यक्रमको अन्तमा के हुन्छ यसको सही आन्सर हामी भन्ने नै छौँ। अबको पालो रहेको छ यहाँहरूको सिर्जना सुन्ने। दोर्जेजीले के सिर्जना लिएर आउनु भएको छ? आज खासै सिर्जना लिएको छैन सर, म त यहाँ आज हाम्रो पार्टीले ल ठिकै छ, अब तपाईँलाई हामी जुमसुङै बजारको गीत सुनाउनेछौँ, अर्को पटक आउँदाखेरि सिर्जना लिएर आउनुहोला। अनि रियाजी तपाईँले? म चाहिँ यस्तो गीत पनि अलिअलि गाउँछु कि। हजुर मैले दसैँमा यही एल्बम पनि निकाल्न लाग्दैछु। धेरै खुसी कुरा सुनाउनु भयो, सफलताको शुभकामना। गीतहरू पनि रेकर्ड गरिसकेँ मैले। हजुर ओके प्लिज गो अहेड। जो मेरो ओके प्लिज गीता सहित आउनु भएको रहेछ खुसी लाग्यो थ्याङ्क यू भेरी मच रियाजी यहाँले मिठो गीत सुनाउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद सहित अब जमसँगै बजारमा पनि गीत बजाउँदैछौ यो गीत प्रकाशलाई सुनाउन चाहनुहुन्छ जमसँगै बजारमा बाह्र बजे हावा परेर सबैको लागि है त हस् त रियाजी दोर्जेजी म यहाँहरूबाट बिदा हुन चाहन्छु पानी परे न लै बरे सुन्दै हुनुहुन्छ हेलो हाम्रो चौतारी कार्यक्रम। हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौँ। अबको तपाईँहरूको प्रतीक्षाको घडी सकिन लागेको छ। आज हामीले एउटा प्रश्न सोधेको थियौँ र त्यो प्रश्नको सही जवाब पनि अबको केही समयमा तपाईँले थाहा पाउने हुनेछ। र कार्यक्रमको अन्तिम चरणमा एकजना श्रोता लाइनमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। र अन्तिम श्रोता उहाँ नै हुनुहुन्छ जस्तो मलाई लागिरहेको छ। नमस्ते। नमस्ते अञ्जुजी। हजुर नमस्कार। नमस्कार, आरामै हुनुहुन्छ? एकदमै। तपाईँ त ढिलो आउनुभयो नि आज चौतारीको बसाइमा। हजुर, आज मेरो इम्प्लोयरलाई अलिक सङ्कटिन बिरामी नै भइरहेछ, जस्तो फ्यामिलीहरू आएकोले गर्दाखेरि डिस्टर्ब हुन्छ यिनीहरूलाई। हजुर, यो कार्यक्रममा आइदिनु भयो, खुसी लाग्यो। हामी स्पेसल गेस्ट बनाउनेछौँ आजको। अनि हाम्रो कार्यक्रम त सुनिरहनु भएको छ नि, होइन? आज मैले टाइम टाइममा मात्र सुनिरहेको छु, एकछिन सुन्ने फेरि एउटा काममा बिजी हुने, अनि फेरि मित्रले बोलाउँछ कफी बना अनि फलफुलले त्योले यस्तै भइरहेको छ। यहाँलाई हामी आजको स्पेसल गेस्ट बनाउँदैछौँ। र त्योभन्दा पहिला यहाँलाई पनि हामी समावेश गर्न चाहन्छौँ उक्त कार्यक्रममा। हाम्रो आजको प्रश्न छ, नेपालको प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय स्थल पाँचपोखरी नेपालको कुन जिल्लामा पर्दछ? यसको अप्सनहरू रहेको छ सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक। मलाई त एउटा जिल्ला भन्नु मन लागिरहेछ। कुन जिल्ला होला भन्यौ न? त्यो छ नि, के अरे, नेपालले चाहिँ उहाँ कहाँ हो गया भन्ने ठाउँमा कि कहाँ हो चाहिँ के, भारतले चाहिँ एउटा नक्कली लुम्बिनी बनाउँदैछ अरे नि, अब त्यो पनि तपाईँले त्यहाँ ढाबाको बिटामा नक्कली पाँच पोखरी बनाउनुहोस्, पाँचवटा पोखरी सिन्धुपाल्चोक। त्यसो भए यसलाई लक गरिदिउँ त। हजुर, गरिदिनुहोस्। एकदमै सिन्धुपाल्चोकै हो, तर पनि आफ्नो जिल्ला भएकोले गर्दाखेरि मैले सम्झेको हो, आफ्नो जिल्ला आफू जन्मेको ठाउँ सम्झिनु भयो, त्यसको लागि धेरै धेरै। अब यसको सही आन्सर के हो? हामी कार्यक्रमको अन्तिम चरणमा त भन्ने नै छौँ, अन्तिम चरणमा हामी आइसकेको छौँ आज। र सही आन्सर के हुनसक्छ हामी कार्यक्रमको अन्तमा घोषणा गर्ने नै छौँ। र आज धेरैजना श्रोताहरूले सही आन्सर मिलाउनु भएको छ, र अब सही आन्सर के हुन्छ हामी भन्ने नै छौँ। एकजना श्रोताले पनि अनुरोध गरिरहनु भएको छ, गोर्खाली भन्ने एकजना श्रोता हुनुहुन्छ, उहाँले पनि मलाई नै समावेश गरिदिनुहोस् न भनेर अनुरोध गरिरहनु भएको छ। र अञ्जुजी, हजुर, नयाँ ठिकै छ, तपाईँको साथमा एकजना गोर्खाली आउनु भएको छ, म उहाँलाई पनि स्वागत गरिहालौँ। नमस्ते अञ्जुजी, हाम्रो गोर्खालीजीलाई ताली बजाएर स्वागत गर्नुहोस् त। हजुर, उहाँ कहाँबाट बोल्दै हुनुहुन्छ गोर्खालीजी? इजरायलदेखि। अब यहाँसँग हामी आज इजरायलको ठिकै छ, आज हामीसँग यहाँ थोरै समयसम्म मात्रै कुरा गर्नेछौँ। ल ठिक छ, तपाईँहरूको भला कुसारी पछि गर्नु होला अहिलेलाई। गोर्खालीजी आज नमस्ते, नमस्कार। आजको मैले यहाँको नमस्कार मात्रै लिएँ, हामी कार्यक्रमको अन्तमा आइपुगेका छौँ, तर पनि यहाँलाई हामी प्रश्न राख्दछौँ, आजको सही जवाफ के हुन सक्छ? हजुर, म यहाँ पहिला यो एनएम रेडियोको यसो अलिकति सङ्कटमा आछु जानकारी दिनुहुन्छ कि भन्ने मलाई लागिरहेको छ। हजुर, हामी जानकारी दिने नै छौँ होइन। यो हाम्रो संसार अनलाइन रेडियो र पिएनएन अनलाइन रेडियोको संयुक्त प्रस्तुति तथा उत्पादन हेलो हाम्रो चौतारी कार्यक्रम हो र यो प्रत्येक बिहिबार नेपालको 3 बजेबाट प्रत्यक्ष प्रसारण हुने गर्दछ र हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौँ र यदि तपाईँलाई सही जवाब के छ भन्ने कुरो लाग्छ भने नेपालको 5 पोखरी प्रसिद्ध तीर्थस्थल तथा धार्मिक स्थल अथवा पर्यटकीय स्थल कुन जिल्लामा पर्दछ? सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोक, यहाँको सही जवाब के हुन सक्छ? आन्सर भन्नु पर्यो नि त। पाँच पोखरी नेपालको कुन जिल्लामा पर्दछ? सिन्धुपाल्चोक, नुवाकोट र सिन्धुली। सिन्धुपाल्चोक हो। हजुर, यहाँको शुभ नाम के हो? तर पनि शुभ नाम नि। हजुर, कविता कोइराला। गोर्खा ल, धेरै धन्यवाद। हामी अरू कुरा पछि गर्नेछौँ। आज यहाँको सिर्जना पनि हामी सुन्न सक्दैनौ, अन्य दिनमा आउँदाखेरि सिर्जना लिएर आउनु होला भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हजुर, 24 आवर्स ले तपाईँले यो लिङ्कमा सुन्नुहोस्, त्यहाँ सबै कार्यक्रमहरू, त्यहाँ हाम्रो प्रोग्राम लिस्टहरू पनि छ, सबै हेर्न सक्नुहुन्छ। होइन, हामी छलफल गर्न त पाउँथ्यौँ तर कार्यक्रमको अन्तमा तपाईँ ढिलो आउनुभएको हुनाले, हामी कार्यक्रमको अन्तिम चरणमा भएको हुनाले धेरै कुरा गर्न पाएनौ। अन्य दिनमा हामी कुरा गर्नेछौँ है त। हस् त, नमस्कार। हस् त, नमस्कार। हजुर, अब पालो रहेको छ अब आजको विनरको एनाउन्समेन्ट गर्ने र अन्जुजी आजको स्पेसल गेस्ट पर्नु भएको छ। थ्याङ्क यू, यहाँलाई धेरै धेरै धन्यवाद। र स्पेसल गेस्ट हुनेकै लागि अन्तिममा आएको हो कि जस्तो लाग्दछ। हजुर, ठिकै छ। अनि अन्जुजी, आज झन्डै झन्डै 39 जना श्रोताहरूले कल गर्नुभएको थियो र 39 जना श्रोताहरूमा 20 जना श्रोताले चाहिँ सही आन्सर मिलाउनु भएको छ। अब तपाईँले हाम्रो च्याट बक्समा गएर 1 देखि 20 नम्बर भित्रमा कुनै नम्बर टाइप गर्नुपर्नेछ। हजुर, एउटा नम्बर टाइप गर्नु होला अनि मैले 1, 2, 3 गरेर ट्याग गो भनेपछि तपाईँले पनि टाइप गर्नुपर्नेछ। जुन नम्बर तपाईँले टाइप गर्नुहुन्छ त्यही नै आजको विनर हुनेछ है त। एकदमै टाइप गरिसक्नुभयो? हजुर, रेडी हुनुहुन्छ? छु ल, मैले अब गरेँ है त। 3, 2, 1 गो। कति नम्बर टाइप गर्नुभयो? 19 छवि सङ्ग्रहलाजी पढ्नु भएको छ। छवि सङ्ग्रहलाजीलाई धेरै धेरै धन्यवाद, सहित यहाँलाई पनि धेरै धेरै धन्यवाद। अन्तिम अन्तिममा आएको के के लाग्छ आएको नि 19 नम्बरमै मेरो छ कि भनेर हान्नुभएको 10 नम्बर हान्नुभएको त यहाँको पर्ने रहेछ है। एनिवे, यहाँलाई धेरै धेरै धन्यवाद, सहितमा बिदा हुन्छु। हस्त अन्जुजी, नमस्कार। तपाई सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार। समाचार, सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो हाम्रो संसार अनलाइन रेडियो र पिएनएन अनलाइन रेडियोको उत्पादन तथा संयुक्त प्रस्तुति हेलो हाम्रो चौतार। यतिन्जेलसम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँ सबैमा आभार व्यक्त गर्दछौ। हामी कार्यक्रमको अन्तमा आइपुगिसकेका छौ। तपाईँसँग विदा माग्नुभन्दा पहिले तपाईँलाई आजको प्रस्तुति कस्तो लाग्यो प्रतिक्रिया लेखी पठाउन नबिर्सिनुहोला। हाम्रो इमेल आइदिइरहेको छ info@prabasinepali com र info@hamrosansar.net अथवा तपाईले फेसबुक ग्रुपमा गएर facebook.com/hamrochaukarima पनि फिडब्याक दिन सक्नुहुनेछ। हामीले आजको प्रश्न सोधेका थियौं, नेपालको प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय ठाउँ पाँच पोखरी कुन जिल्लामा पर्दछ? धेरै श्रोताहरूले सही जवाब पठाउनु भएको छ। यसको सही जवाब रहेको छ सिन्धुपाल्चोक। सही जवाब मिलाउनेहरूको तर्फबाट गोला प्रथा मार्फत यस हप्ताको स्मार्ट श्रोता बन्न सफल अनि सहभागी सबैलाई धेरै धेरै बधाई। भनेदेखि चाहना भएर पनि यस कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नसक्नुभएका तपाईँ श्रोता शुभचिन्तकहरूलाई मिठो सम्झना। अर्को हप्ता यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि प्राविधिक मित्र दत्त तामाङ अनि म कार्यक्रम प्रस्तोता सागर श्रेष्ठ उदयनमा पढ्ने अनुमति चाहन्छु। यहाँको यो हप्ता सुखमय बितोस्। शुभ सन्ध्या। यो हो अनलाइन रेडियो हाम्रो संसार, सूचना समाचार र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net तपाईँको अनलाइन साथी रेडियो हाम्रो संसार।